باب نمبر 4، انسان دوست۔ اگر تم حوصلہ مجتمع رکھ سکو جب ارد گرد سب حوصلہ کھو رہے ہوں اور تم کو معتل الزام ٹھہرا رہے ہوں، اگر تم خود پہ بھروسہ کر سکو جب سب تم پہ شک کریں مگر ان کو شک کی اجازت بھی دو، اگر تم انتظار کر سکو اور انتظار سے تھکو نہیں، یا تم سے جھوٹ بولا جائے مگر تم نہ بولو، یا تم سے نفرت کی جائے مگر تم نفرت کو راستہ نہ دو، اور پھر بھی نہ تم بہت اچھے لگو نہ بہت عقل مند، اگر تم خواب دیکھ سکو اور خوابوں کو اپنا آقا نہ بناؤ، اگر تم سوچ سکو مگر سوچوں کو اپنا مقصد نہ بناؤ، اگر تم فتح اور تباہی دونوں سے مل سکو اور ان دونوں دھوکے بازوں سے ایک جیسا سلوک کر سکو، اگر تم اپنے بارے میں بولا گیا سچ سننے کی ہمت کر سکو جسے نادانوں کو بہکانے کے لیے توڑ مڑوڑ کر پیش کیا جائے، یا جن چیزوں کو تم نے اپنی زندگی دے ڈالی ان کو ٹوٹا ہوا دیکھ سکو اور پھر جھک کر ان کو گھسے پیٹے اوزاروں سے دوبارہ تعمیر کر سکو، اگر تم ہجوم سے بات کرو اور اپنے اندر کی اچھائی بھی برقرار رکھو، یا بادشاہوں کے ساتھ چلو اور اپنا عام ہونے کا احساس بھی نہ کھو سکو، اگر نہ دشمن نہ دوست تم کو دکھ دے سکیں، اگر تم بے رحم منٹ کو بھر سکو 60 سیکنڈ جتنے فاصلے کی دور سے، تب ہاں تب تمہاری ہوگی یہ زمین اور جو اس میں ہے، اور سب سے بڑھ کر تب تم بنو گے ایک انسان میرے بچے۔ کپلنگ کی نظم۔ اگر تم ناحق ٹکڑے چن چن کر دامن میں چھپائے بیٹھے ہو، شیشوں کا مسیحا کوئی نہیں کیا آس لگائے بیٹھے ہو۔ گھر آ کر سادی نے سب سے پہلے حنین کے کمرے میں جھانکا، پھر یاد آیا وہ اس وقت ٹیوشن اکیڈمی گئی ہوتی ہے۔ وہ اپنے کمرے میں آ کر پیکنگ کرتا رہا، جب مغرب کے قریب لاؤنج سے باتوں اور ٹی وی کی آوازیں بلند ہوئیں تو وہ باہر آیا۔ حنین بیگ سوفے پر رکھ کر یعنی پھینک کر کچن میں گھس گئی تھی، وہ چوکھٹ پہ جا کھڑا ہوا۔ ایک بری خبر ہے، مسکراہٹ دبائے بات کا آغاز کیا، وہ فریج سے کھانا نکالنے میں مصروف تھی، مصروف ہی رہی۔ میں نے آج نوشیروان کے گھر تمہاری گیم کے ہائی اسکورس کی فہرست دیکھی، معذرت کے ساتھ آپ کو مطلع کیا جاتا ہے کہ اب آپ پہلے نمبر پہ نہیں ہیں۔ ڈنر خراب نہ کرو بھائی، مجھے پتہ ہے میں ہی ٹاپ پہ ہوں۔ وہ خفگی سے اسے دیکھ کر پلیٹ لیے لاؤنج میں چلی آئی، کمپیوٹر چیئر کھینچی، بٹن دبایا، ساتھ ہی لقمہ توڑا۔ آخری دفعہ کب چیک کیا تم نے؟ وہ بھی ساتھ آ کھڑا ہوا۔ پرسوں۔ آپ کو پتہ ہے میں 2 دن ٹیسٹ کی تیاری میں رہی، اس لیے کھول نہیں سکی، تو آپ مجھے بنا رہے ہیں۔ ایک ہاتھ سے کھاتے دوسرے سے ماؤس چلاتے وہ ای میل کھول رہی تھی، پھر لبوں پہ مسکراہٹ آئی، انگلی سے اینک پیچھے کی۔ کاردار صاحب کی ای میل آئی ہے، سادی نے بھی آگے ہو کر پڑھا۔ حنین نے ان کو 4-5 روز قبل موویز کی ایک فہرست بھیجی تھی جو ان کو دیکھنی چاہیے، جس کے جواب میں انہوں نے تھینکس لکھ کر بھیجا تھا، ساتھ ایک سمائل بھی تھی۔ حنین مسکرا کر اپنی گیم والی سائٹ کھولنے لگی، پھر سب سے پہلی فہرست سامنے آئی، اپنا نام ڈھونڈا، مسکراہٹ غائب ہوئی۔ وہ پلیٹ رکھ کے آگے ہوئی، وہ دوسرے نمبر پہ تھی اور پہلے پہ کوئی اور تھا۔ یہ کون ہے اور اس نے کب؟ وہ حیران اور ذرا غصے میں اس کی پروفائل کھول کر دیکھنے لگی۔ مونس اور تعلق امریکہ سے، اس کے علاوہ کچھ نہیں تھا۔ آنٹس ایور آفٹر، اس کا کیا مطلب ہوا؟ بمشکل مسکراہٹ روکے سادی نے شانے اچکا دیے۔ حنین اب نچلا لب دبائے بے چینی سے ادھر ادھر صفحے کھول رہی تھی، وہ بہت محظوظ ہو رہا تھا، بہنوں کو تنگ کرنے سے زیادہ لطف بھی ہوتا ہے کسی چیز میں بھلا۔ آخر اس نے جیلی والا راؤنڈ کیسے پار کیا اور ایک دم سے ٹاپ پہ کیسے آ گئی؟ سادی اسے تنگ کر چکا تھا، سو مسکرا کر کچن میں امی کے پاس چلا گیا۔ وہ اب بھی ویسے ہی لب کاٹ رہی تھی اور پھر کچھ دیر سوچتی رہی اور اس کو پیغام بھیجا، کھانا وانا سب بھول گیا تھا۔ ہائے، ہیلو، اگلے ہی منٹ جواب آیا۔ حنین کی بورڈ پہ انگلیاں رکھے اسکرین کو دیکھتی ٹائپ کر رہی تھی۔ آپ نے جیلی والا راؤنڈ کیسے پار کیا؟ ذرا توقف کے سائے جواب چمکا۔ نارملی ہم بات کا آغاز حال احوال پوچھنے سے کرتے ہیں۔ میں نارمل نہیں ہوں، میں حنین ہوں، اب بتاؤ تم نے وہ راؤنڈ کیسے پار کیا؟ محنت کی، بار بار کوشش، اور ہو گیا۔ تو تم حنین ہو پاکستان سے؟ ہاں۔ اور تم کون ہو امریکہ سے؟ وہ ابھی بھی متعصب انداز میں خفگی سے اسکرین کو دیکھ رہی تھی، وہاں پہلے مسکراتا ہوا نشان ابھرا اور پھر پیغام۔ میں الیشا اور جینیا سے، اور میرے اباؤ اجداد فرانسیسی ہیں۔ فرینچ امریکن؟ حنین نے مشکوک نظروں سے اسکرین کو گھورا۔ मैं कैसे यकीन कर लूं कि तुम वही हो जो तुम कह रही हो? ओके, मैं कैमरा ऑन कर देती हूं। मुझे इस हाई स्कोर से बात करके अच्छा लगेगा जिसका रिकॉर्ड मैंने तोड़ा है। और उसने कैमरा चैट ऑन भी कर दी। हनैन के लिए इतनी जल्दी ये गैर मतवक था, फिर भी उसने कानों पे हैंडफोन चढ़ा दिए, अपना कैमरा मगर ऑन नहीं किया, वरना अम्मी ने किचन से जूता फेंकना था। कानों में खूबसूरत सी आवाज़ गूंजी, क्या तुम मुझे देख सकती हो? स्क्रीन पे चौकटा बना था जिसमें एक छोटा सा बेडरूम नज़र आ रहा था। अलीशा की पुश्त पे दीवार पे शीशा था जो कंप्यूटर टेबल का अक्स दिखाता था। वो वाकई अमरीकी लड़की थी, 17-18 बरस की, बाल स्याह थे, शोल्डर कट, बहुत गोरी, बड़ी बड़ी आंखें किसी हल्के रंग की और बहुत प्यारी मुस्कुराहट। स्क्रीन पे उसने हाथ हिलाया, वो भी इतना मुस्कुरा कर हनैन के नाराज एहसाब ढीले पड़ गए। वो जरा पुरजोश सी होकर आगे हुई, बात करने लगी, तो तुम फ्रेंच अमरीकन हो? हाँ, मगर मैं खुद को अमरीकन कहलवाना ज्यादा पसंद करती हूँ। वो फिर हंसी, उसे हंसने की आदत थी। लेकिन तुम अपने नाम से क्यों नहीं आती और तुम्हारे इस निकनेम का क्या मतलब हुआ? ओ वो, उसने लापरवाही से शाने उचकाते हुए झुक कर दराज से कुछ निकाला, वो तो एक अबारत है जो मेरी की चेन पे लिखी हुई है। साथ ही स्याह पत्थर वाली की चेन लहराई और वहीं मेज पे रख दी। मुझे खुद भी इसका मफहूम नहीं पता। अच्छा, वो जेली वाला राउंड? हनैन की सुई वहीं अटकी थी। एक दो टिप्स बता सकती हूँ मैं, अलीशा दाएं हथेली पे थोड़ी गिराए आगे होकर बैठी बोलने लगी। हनैन बहुत गौर से सुन रही थी। जब सादी वहां से गुजरकर कमरे में जाने लगा, स्क्रीन देखकर रास्ते में रुका, इशारे से पूछा कि कौन है। हनैन ने माइक पे हाथ रखकर बताया, मेरी नई दोस्त, और फौरन दोबारा वहीं मतवज्जे हो गई। वो अबरू उचकाकर कमरे की तरफ चला गया। फोन की घंटी बजी तो सादी चौंका और इधर उधर अजनबी नजरों से देखा। वो अपने ऑफिस में बैठा था, 7 साल गुजर चुके थे और सब कुछ बदल चुका था। थकान से सर झटक कर उसने फोन उठाया जो अभी तक हाशिम की कॉल के बाद से गर्म था। जी, मैं आपको भेजता हूँ। ऑफिस में से किसी की कॉल थी, वो सर हिलाकर कहता, लैपटॉप स्क्रीन को देख रहा था जहाँ उसने गलत कमांड देकर अपने डेटा को करप्ट कर दिया था। अब दोबारा से हाशिम की फाइल्स वो कैसे लेगा? उफ, उसने फोन रखकर सर दोनों हाथों में गिरा लिया। जहन खाली खाली सा था। छोड़ा नहीं गैरों ने कोई नाकुश नाम, छूटी नहीं अपनों से कोई तर्ज मलामत। बैंक्वेट हॉल में अंधेरी शाम उस पर खूब रोशन थी। मौसीकी कह के रंग, स्टेज पे दूल्हा दुल्हन के साथ रश लगा था। तस्वीरें उतरवाई जा रही थीं, ग्रुप फोटो, हैप्पी एंडिंग्स, फेरी टेल्स। दूसरी जानिब खाना खुल चुका था। बुफे स्टैंड की तरफ जाने वालों में हनैन और सैम भी थे। हनैन हल्की गुलाबी लंबी फ्रॉक और चूड़ीदार पजामा में मलबूस थी और सैम का कुर्ता शलवार था। वो कद में हन्ना के कान तक आता था। उसके साथ साथ चलते वो जरा आगे निकलने लगा तो बहन ने कोनी से पकड़कर करीब किया और तफ्तीशी अंदाज में घूरा, मोटे आलू, एक मिनट, शादी में खाने के 3 असूल याद है ना? बिल्कुल, वो मुड़ा और उसको देखते हुए उंगलियों पे गिनवाने लगा। पहला असूल, वो चीजें नहीं खानी जो सिर्फ मैदा भरती हैं, जैसे चावल, रोटी और सलाद। दूसरा, जो आमतौर पे खाते रहते हैं जैसे मुर्गी और बीफ, इन पे ज्यादा कीमती गोश्त को तरजीह देनी है, जैसे मटन और प्राउन्स। तीसरा और आखिरी असूल, ये सब अपना आखिरी खाना समझकर खाना है। दुरुस्त, उसने रोब से सर को खम दिया और फिर दोनों साथ साथ आगे आए, प्लेटें उठाई, तनकीदी निगाह से दूर तक बुफे डिशेस का जायजा लिया, फिर बारबेक्यू को देखकर हनैन की आंखें चमकी। दोनों पूरे एतमाद चाल चलते उस तरफ आए। जुमर भी वहीं खड़ी थी, नफासत से प्लेट में जरा सा खाना डालती। आज भी स्याह रंग पहना था, घुंघराले बाल भी वैसे ही आधे बंदे थे। हनैन उसे नजरअंदाज करके अपनी प्लेट भरने लगी। जुमर ने सर उठाया तो वो साथ खड़ी थी। वो लोग इकट्ठे ही आए थे और तब से दोनों के दरमियान कोई बात नहीं हुई थी। जुमर जरा सा मुड़ी और मेज पे रखे मायोनीज के भरे प्यालों में से एक उठाकर हनैन की तरफ बढ़ाया। हनैन ने यूं जाहिर किया जैसे देखा ही ना हो, खाना डालकर उस मेज की तरफ आई, एक और प्याला उठाया और दूसरी तरफ मुड़ गई। जुमर की मुस्कुराहट फीकी पड़ी, प्याला हाथ में रह गया। फुपो, ये मैं ले लूं? सैम ने जल्दी से उसको शर्मिंदगी से बचाया। हनैन ने सुन लिया था मगर संजीदगी से प्लेट में ग्रेवी डालती रही। चम्मच रखा तो एक मेहंदी वाले हाथ ने उसे उठा लिया। बेख्तियार उसकी निगाहें उठी। वो किरण थी, कामदार लिबास, जेवर, मेकअप, जरा भरी भरी सी, हंसती मुस्कुराती। साथ ही उसकी कोई कजन भी थी, वो उससे बात करते हुए खाना डाल रही थी। हनैन की निगाह मजीद पीछे गई, करीब ही एक मेज पे उसकी सास थी, नौकरानी थी, दो जुड़वा बच्चे थे जिनको हर कोई रुक रुक कर झुक झुक कर प्यार कर रहा था। हनैन ने भी इख्तियार मुड़कर जुमर को देखा, वो देख चुकी थी और अब संजीदगी से रुख मोड़ गई थी। कितना तकलीफ दे होता है किसी के पास वो देखना जो आपसे छीना गया हो। हनैन पीछे मुड़ी कि फूफो के हाथ से मायोनीज का प्याला थाम ले, मगर वो अब सैम के पास था, अब देर हो चुकी थी। हमाद, उसने नाम की पुकार पड़ती सुनी तो इधर उधर देखा, वो अपनी माँ की मेज पे झुककर किसी से मिल रहा था। ग्लासेस लगाए हुए अच्छी शक्ल का था, मगर इस वक्त वो उसे जहर लग रहा था। जरा दबे दबे गुस्से से वो खाना निकालकर जुमर के बराबर आ खड़ी हुई। अम्मी और भाई दूर किसी टेबल पे थे, मगर वो तीनों यहीं खड़े थे। ये करली बालों वाली प्रोसिक्यूटर थी ना, हमाद भाई की एक्स फियांसी, किरण की कजन ने ऊंची सी सरगोशी की। उन दोनों की तरफ उनकी पूछ थी, मगर आवाज का रास्ता कौन रोक सका है भला। किरण ने तिरछे होकर देखा और फिर शाने उचकाकर खाना निकालते हुए बोली, थी नहीं, वो अब भी प्रोसिक्यूटर है, कैरियर वुमेन यू नो। तो उसकी शादी नहीं हुई? सच, गुर्दे जाया हो गए थे ना। गुर्दे का क्या है, वो तो मिल गया था। कोई फ्रेंच औरत किसी आवारा भटकी रूह की तरह अचानक से आई और गुर्दा दे गई, सो फिल्मी है ना। हनैन का रंग सफेद पड़ा, प्लेट पे जमे हाथों की गिरफ्त सख्त हुई। गुर्दे का बहाना है, जो औरतें कैरियर के पीछे पड़ जाती है फिर उनके घर कहाँ बसते हैं। इसीलिए हमारे दीन में भी घर और खानदान की कितनी अहमियत है। बेनियाजी से लेट पीछे करते किरण की आवाज इतनी धीमी थी कि आसपास के चंद एक लोग तो सुन चुके थे। हनैन ने कनखियों से जुमर को देखा, वो कांटे में मछली का टुकड़ा फंसाती संजीदा सपाट नजर आ रही थी। क्या कह सकते हैं, दहशत गर्दी इतनी बढ़ गई है यार। अब किसने कहा है कि औरतें कत्ल के केसेस में पड़े? इसीलिए हमारे दीन में यहाँ सबका अपना अल्लाह और अपना दीन था। हेलो किरण, किसी ने किरण को मुखातिब किया तो उसकी मुसलसल चलती जुबान रुकी। जुमर अब किसी दूसरे स्टैंड की तरफ जा रही थी, वो आवाज़ पे लम्हे भर कर रुकी फिर चलती गई। वो हनैन की तो सारी दुनिया ही उस आवाज़ पे रुक जाती थी, वो जो ज़रा तिरछी हुई थी पूरी पीछे मुड़ गई। वो मुड़ी तो किरण भी थी, बहुत खुशगवार हैरत से। अरे हाशिम, आप? वो एक हाथ में कांटा और एक में प्लेट लिए मुस्कुराता हुआ खड़ा था, बिना टाई के शर्ट, ऊपर ग्रे कोट। मुस्कुराते हुए किरण के रस्मी कलमात का जवाब दिया, मुझे खुशी हुई कि आप आए, क्या आपकी मम्मी भी आई हैं? उसने हाशिम के अकब में दूर मजमे में तलाशना चाहा। वो उनकी कंपनी के एक ओहदेदार की बेटी थी और वो लोग उसके बॉस थे। चंद लम्हे पहले की रौनक तमकनत सब गायब हो गया। खुशी अखलाकी ओद कर आई, कैसी हो तुम और ये तुम्हारी आंखों के नीचे इतने हल्के क्यों पड़ गए हैं? वो मुस्कुरा कर कह रहा था, मगर लहजा इतना ठंडा था कि किरण के हाथ ने बेख्तियार अपनी आंखों को छुआ। अपनी सेहत का ख्याल रखा करो किरण, क्योंकि अगर किसी का रिकॉर्ड हो खराबी सेहत की बिना पे किसी औरत को छोड़ देने का, तो मैं सोचता हूँ अगर मौजूदा औरत की कभी टांग बाजू की हड्डी भी टूट गई तो उसका क्या होगा। हेलो हनैन, वो कहकर हनैन को मुखातिब करता आगे बढ़ाया। किरण बिल्कुल हक्का बक्का सी खड़ी थी, मगर हनैन अब उसे देख भी नहीं रही थी। उसके लब मुस्कुराने लगे थे, तने एसाब ढीले पड़ गए। सर के खम से जवाब देती वो वहां से जरा दूर हटी, ऐसे कि हाशिम भी साथ ही चलता आया। किरण परे रह गई। जुमर दूर टेबल पे सैम, सादी और नदरत के साथ जा बैठी थी। ये करने की, कहते हुए हनैन ने दूर जुमर को देखा, क्या जरूरत थी? मैंने जुमर के लिए नहीं किया और तुम्हें ये मालूम है। वो अपने मखसूस अंदाज में शाने जरा उचका कर प्लेट में चावल डाल रहा था। आप बस इतना सा लेंगे? उसने पहले हाशिम की प्लेट को देखा फिर अपनी। इसमें भी बहुत कैलोरीज हैं, जिसका मतलब है एक्स्ट्रा वर्कआउट, मैं बूढ़ा हो रहा हूँ, समझा करो। हनैन हंसकर सर झटकती कबाब उठाने लगी। हाशिम ने कांटे में फंसा टुकड़ा मुंह में रखते मुस्कुराती नजरों से उसे देखा। मेरे हल्का ए बाप में कोई दूसरी हनैन नहीं है, मैंने झूठ बोला था। वो चौंक कर उसे देखने लगी, यानी आपने वाकई मुझे नहीं पहचाना था? हाँ, क्योंकि जिस हनैन को मैं जानता था वो इतनी घबराई हुई परेशान सी नहीं होती थी। तुम्हें क्या हो गया कुछ अरसे में? वो बिल्कुल ठहर गई। क्या वो वाकई इतना बदल गई थी कि हाशिम ने महसूस कर लिया? मैं तो वैसी ही हूँ, और आपसे तो अब तकरीबात में ही मुलाकात होती है। एफिल टावर, आपको क्या पता मैं कैसी हूँ? वो संभल कर मुस्कुरा दी, मगर हाशिम ने गर्दन दाएं से बाएं हिलाई। اور تم چاہتی ہو کہ میں اس وضاحت پہ یقین کر لوں۔ اوکے، کر لیا۔ حنین ذرا سر جھکا کر کھانے لگی۔ دفتن کسی احساس کے تحت اس نے چہرہ گھما کر دیکھا۔ دور جواہرات کے ساتھ نوشیروان کھڑا تھا اور وہ ادھر ہی دیکھ رہا تھا۔ بگڑے تاثرات بھینچی بنوؤں کے ساتھ وہ سیدھی ہوئی۔ ایسا کچھ نہیں ہے، ہاشم نے گویا اسے تسلی دی۔ وہ اس کا چہرہ پڑ رہا تھا، اس نے ابرو چکا دیے۔ آپ کا بھائی ابھی بھی مجھے اسی طرح دیکھ رہا ہے۔ اس دن آپ کے گھر بھی اس نے مجھے دیکھتے ہوئے بھائی اور ماموں سے کچھ کہا تھا، وہ ابھی تک مجھ سے عداوت رکھتا ہے۔ آئی ایم سوری، میں اس کی طرف سے معذرت کرتا ہوں، اس نے نرمی سے کہا اور پھر شیرو کو گھور کر تنبیہاً دیکھا۔ وہ دوسری جانب دیکھنے لگا۔ حنین اس بات میں سر ہلا کر ڈش سے کباب نکالنے لگی۔ اس کا چہرہ اب ذرا سنجیدہ اور بوجھا بوجھا سا تھا۔ ہاشم معذرت کر کے آگے بڑھنے لگا، پھر ایک دم رک کر اسے دیکھا۔ کچھ کلک ہوا تھا اچانک سے، وہ ٹھہر گیا۔ لمحے بھر کو ساری دنیا ٹھہر کی، پھر اس کی آنکھوں میں ہلکی سی تکلیف ابھری۔ بمشکل وہ چہرے پہ مسکراہٹ لایا، سر اسپات میں ہلایا۔ آئی ایم سوری حنین، آئی ایم ریئلی ایم، میں پہلے یہ نہیں کہہ سکا، تم سے ملاقات نہیں ہوئی تھی، مجھے واقعی بہت آئی ایم سوری۔ حنین نے چونک کر اسے دیکھا، اس کی آنکھوں میں درد تھا، تھکان تھی۔ اس کے ذہن کے پردے پہ ایک بھولا بسرا لمحہ ابھرا، تب بھی اس کی آنکھوں میں ایسا ہی درد تھا۔ حنین نے سر جھٹکا، وہ لمحے بھر میں شادی کی تقریب میں واپس آئی، مگر اب ہاشم جا چکا تھا۔ وہ اپنی میز تک خالی اور ذہنی کی عالم میں واپس آئی، زمر کھا چکی تھی، ٹیشو سے لب تھپتھپاتی وہ سادی سے آہستہ سے کچھ کہہ رہی تھی۔ حنین نے بے دھیانی سے سنا، کیا تم نے وہ اسے واپس کر دیا؟ کر دوں گا جلد ہی، سادی نے مختصراً کہا۔ ہنا چونکی، بھائی نے کب نیکلس واپس کرنا ہے آخر؟ مگر پھر اس کے ذہن کی روح بھٹک گئی۔ ہاشم کی معذرت، ڈیڑھ سال بعد اس نے وہ شکوہ دور کر دیا جو حنین کو اس سے تھا ہی نہیں۔ سیم، کپڑوں پہ مت گراؤ، ندرت کی توجہ ادھر نہیں تھی، وہ حسب معمول سیم کو لتاڑ رہی تھی، وہ بھی آگے سے حنین اور سادی کا بھائی تھا۔ امی، داغ تو اچھے ہوتے ہیں۔ حنین واپس آ چکی تھی، مکمل طور پہ تنک کر اسے دیکھا۔ یہ خود بھی ہمارے خاندان پہ کسی داغ سے کم نہیں ہے، مت تنگ کرو اسے، ندرت نے دبا دبا سا گھورا۔ وہ فوراً چمک کر بولی، یہ شروع کرتا ہے ہمیشہ، تالی دو ہاتھوں سے بجتی ہے، مگر تھپڑ ایک سے ہی پڑتا ہے اور گھر جا کر پڑتا ہے۔ اس دھمکی پہ وہ بڑا بڑا سا سر جھکائے کھانا کھانے لگی۔ سادی اٹھ کر گیا تو ندرت نے زمر کے قریب ہو کر کہا، یہ جو نیلے کپڑوں والی جا رہی ہے نا، یہ ہمیرا کی بیٹی رانیا ہے، انجینئرنگ مکمل کی ہے اسی سال، مجھے یہ سادی کے لیے پسند ہے۔ زمر نے چونک کر اسے دیکھا اور کافی دلچسپی سے، یہ تو بہت پیاری ہے، پھر کب مانگ رہی ہیں آپ رشتہ؟ اس کے چہرے پہ جو کرن کی باتوں سے ڈسٹرب سا تاثر چھایا تھا وہ زائل ہو کر مسرت میں بدلنے لگا۔ حنین نے ایک کچٹتی نگاہ اس دراز قد لڑکی پہ ڈالی جو لمبے فراک میں ادھر ادھر گھوم رہی تھی، اور چونکہ اس کے لیے یہ خبر نئی نئی تھی، اس نے یہ سر چٹک کر کھانے لگی۔ ابھی بڑے ابا سے مشورہ کرنا ہے، پھر ہی کوئی بات شروع ہوگی۔ یہ کہتے ہوئے بھی بلکہ صرف سوچتے ہوئے بھی ندرت کا چہرہ چمکنے لگا تھا۔ اور امی، اگر انہوں نے انکار کر دیا تو؟ سیم نے اپنی تھی بہت بڑوں والا سوال پوچھا تھا، اور ندرت کا ہاتھ بس جوتے تک جاتے جاتے رک گیا۔ کیوں انکار کریں گے وہ ہمارے سادی کو، کوئی وجہ بنتی ہے کیا؟ زمر نے مسکراہٹ دبائی اس سے پوچھا۔ وہ جواباً مسکرا کر رہ گیا، مگر حنین کا چمچ لبوں تک لے جاتا ہاتھ رکا، سر اٹھایا، سنجیدگی سے زمر کو دیکھا اور پھر دیکھتی رہی، یہاں تک کہ زمر نے بھی اس کو دیکھا۔ ندرت سویٹ ڈش دینے اٹھ گئی، تب حنین بولی، بغیر وجہ کے بھی انکار ہو جاتے ہیں پھپھو، کسی اچھے بھلے آدمی کو بھی اپنے ذم میں جنگلی جاہل غصہ ور کہہ کر رد کر دیا جاتا ہے۔ زمر کی آنکھوں میں اچھمبا ابھرا، سوری، اس کی سمجھ میں نہیں آیا، میں تو آپ کی میموری ریفریش کر رہی تھی، کیوں، کیا آپ نے یہی کہہ کر فارس ماموں کے رشتے کو انکار نہیں کیا تھا؟ اور سر جھکا کر درمیان میں رکا چمچ منہ میں ڈال دیا، پھر رخ پھیر کر سویٹ ڈش کے لیے اٹھ گئی۔ اور زمر، وہ جہاں تھی وہیں رہ گئی، ساکت جامد، سانس تک بند ہو گیا، جیسے اندھیرے میں سیڑھیاں اترتے آخری زینے کے بعد یہ سمجھ کر پاؤں اتارا جائے کہ ابھی ایک زینہ اور باقی ہے، اور وہ لمحے بھر کو پاؤں کا ہوا میں مولک ہو کر زمین کو لگنا، وہ لمحے بھر کا شوق، وہ دل کی بے ترتیب دھڑکن، وہ وقت کی رفتار کو تھما دیتی ہے، بالکل خاموش رکا ہوا وقت۔ موجودہ دن سے 5 سال قبل، کچھ زخم صدیوں بعد بھی تازہ رہتے ہیں فراز، وقت کے پاس بھی ہر مرض کی دوا نہیں ہوتی۔ हनैन के कमरे में फुल पंखा चल रहा था। कारपेट पे जाय नमाज बिछाए जुमर तशहुद पे बैठी थी, नजरें हाथों पे मरकूज, चेहरे के गिर्द दुपट्टा, लब हिलते हुए। फिर उसने दाएं बाएं सलाम फेरा और दुआ के लिए हाथ उठाए। तभी निगाह अलमारी से कुछ निकालती हनैन पे पड़ी। सुमर मुस्कुराई और वो जो किसी बात पे झुंझलाई खड़ी थी फीका सा मुस्कुरा दी और फिर से चीजें उलट पुलट करने लगी। जुमर हाथों में देखती जेरे लब दुआ मांग रही थी, फिर चेहरे पर हाथ फेर कर उठी तो हनैन पलंग के किनारे बैठी उसे देख रही थी। उसका चेहरा बुझा बुझा सा, दिमाग के यों अटका हुआ लग रहा था। कोई परेशानी थी शायद, मगर कौन पूछे और कौन बताए। उनका रिश्ता इतना पुरतकल्लुफ था कि 2 साल से शादी की गैर मौजूदगी ने भी उनको करीब नहीं किया था, बस मुस्कुराहट से मुस्कुराहट तक का रिश्ता। क्या मैं इसे यहीं रहने दूं हन्ना, उसने जाय नमाज उठाने से कबल पूछा। हनैन ने अस्पात में गर्दन हिलाई। अभी अम्मी 2-4 सलवाते मजीद सुनाएंगी, तब वो वुजू करने जाएगी, जुमर को मालूम था। हनैन चेहरा हथेलियों पे गिराए बैठी रही। फुप्पो, आप तो सारी नमाजें पढ़ती हैं ना, मैं आपसे एक बात पूछूं? वो उलझन भरे अंदाज में इस तरह पूछने लगी जैसे रियाजी, साइंस या माशरती उलूम के सवाल डिस्कस करने हमेशा उसके पास आती थी, इससे ज्यादा वो कभी कुछ नहीं डिस्कस करती थी। पूछो, वो नरमी से कहती वापिस जाए नमाज पे बैठ गई। क्या आपको अल्लाह ताला से मोहब्बत है? हाँ है, जुमर के लिए जवाब आसान था। कैसे? मेरा मतलब है आप इस मोहब्बत की तारीफ कैसे करेंगी? जुमर चंद लम्हे पर सोच निगाहों से उसका कम उम्र चेहरा तकती रही, फिर जरा से शाने उचकाए। मेरा नहीं ख्याल कि मैं इस मोहब्बत को डिफाइन कर सकती हूँ। ओके, मेरी एक क्रिश्चियन दोस्त ने पूछा था, इसीलिए मैं पूछ रही थी, वो सर हिलाकर उठ गई। जुमर ने गर्दन मोड़कर उसे बाथरूम जाते देखा। माथे पे कटे बाल और बाकी बाल हेयर बैंड पे जकड़े कंधों से नीचे गिरते थे। चेहरे पे फैली उलझन अब भी वही थी, कोई मस्ता था, मगर खैर उसने घड़ी देखी, अब उसे घर जाना था वरना अम्मी खफा होंगी। जब हनैन नमाज पढ़कर आई तो जुमर जा चुकी थी। चूंकि हनैन सामने नहीं थी इसलिए वो आज कुछ नहीं भूली, न हन्ना को याद रहा। वो बस बेजारी से कंप्यूटर के सामने आ बैठी और उसे ऑन किया। डेस्कटॉप की घड़ी उसने अलीशा की रियासत के मकामी वक्त के मुताबिक सेट कर रखी थी। वहां सुबह हो चुकी थी और अलीशा ऑनलाइन थी। चौकटे में अलीशा साफ नजर आ रही थी। वो 2 साल पहले की निस्बत अब जरा बड़ी लगती थी, यही कोई 20 बरस की। दूसरे चौकटे में हनैन थी, उदास और खफा खफा सी। उसके घर वालों को अलीशा की इतनी आदत हो चुकी थी कि सारा वक्त भी हनैन का कैमरा ऑन रहता तो किसी को मसला नहीं होता। तुम उदास लग रही हो, अलीशा उसका चेहरा देखते ही बुझ गई। हनैन ने गर्दन दाएं बाएं हिलाई मगर आंखों में वही उदासी छाई रही। मैं फॉर्म पे तुम्हारे सवाल का जवाब पोस्ट करने लगी थी, साथ ही वो कीज दबाए जा रही थी। अलीशा ने चेक किया, फिर उसकी आंखें अचंभे से सुकड़ी। हनैन, मुझे लगता है तुमने गलत जवाब लिख दिया है। मेरा सवाल था क्या आप खुदा से मोहब्बत है, तुमने जवाब में पता नहीं क्या लिख दिया है। ये सच है, मुझे वाकई पता नहीं है, मगर अलीशा चुप हो गई। हनैन अब मुट्ठी पे ठोड़ी गिराए उसे देख रही थी। मगर तुम और मैं, हम ज्यादातर दीन की बातें करते हैं, एक दूसरे को अपने अपने दीन के बारे में बताती हैं, और तुम भी मेरी तरह अपनी किताब बहुत पढ़ती हो। फिर बहुत नहीं, मैं हफ्ते में 1-2 दफा ही पढ़ पाती हूँ। जब भाई था तो हम रोज पढ़ते थे, मगर अब मुझे वक्त नहीं मिलता, हन्ना ने शाने उचकाए। देखो अलीशा, मैं झूठ नहीं बोलूंगी, मुझे बहुत अच्छे लगते हैं वो नॉवेल्स और ड्रामे जिनमें हीरो या हीरोइन बहुत ही गुनाहगार होते हैं और फिर किसी बड़े वाक्य के बाद वो बिल्कुल मजहबी होकर अल्लाह की मोहब्बत में सब गुनाह छोड़ देते हैं। मैं ऐसी कहानियों की बहुत कदर करती हूँ, मगर मैं खुद कौन से रिलेट नहीं कर सकी कभी। मैं उसका शुक्र अदा करती हूँ, एहतराम भी करती हूँ, दुआ भी मांगती हूँ, उसे माबूद तस्नीम करती हूँ। मैं अम्मी, अपने भाइयों, अब्बू, और मुड़ के देखा जुमर जा चुकी थी कब की, और कुछ दूसरे रिश्तेदारों से बहुत मोहब्बत करती हूँ, इसलिए मैं कह सकती हूँ। जरा तवक्कुफ करके वो चेहरा हथेली से हटाकर पीछे टेक लगाते हुए साफ कोई से कहने लगी, तुम्हारी सारी तकरीर एक तरफ, अभी तुम किस बात से परेशान हो? मैं सिर्फ इतना कहूंगी कि जो भी मसला है उसको हल करने की कोशिश करो। हाँ, एक स्कूल का मसला है, खुद ही हल हो जाएगा। वो तल्ख हुई। अलीशा ने लब पेंच कर नफी में गर्दन हिलाई, उसकी सुरमई आंखों में फिक्रमंदी थी। मसले खुद हल नहीं होते, करने पड़ते हैं, और उसके 2 तरीके हैं, या तो खुद में हिम्मत तलाश करो या ज्यादा हिम्मत वाले को तलाश करो। और फिर वो आदतन हंसी, ये उसका अंदाज था। ज्यादा हिम्मत वाला, हनैन ने मुड़कर दरवाजे को देखा, फिर नवी में सर झटक कर सीधी हुई। क्या तुमने प्रिजन ब्रेक का ये सीजन खत्म कर लिया? साथ ही फोन की घंटी बजने लगी। हनैन ने बेजारी से दूर पड़े फोन को बजते देखा। अम्मी और सैम सुमर के जाते ही सोने चले गए थे, उसे ही उठना पड़ेगा। नहीं, अभी छठी किस्त पे हूँ यार, इस बार मजा नहीं आ रहा। वैसे मुझे माइकल से ज्यादा लिंकन पसंद है। अच्छा मैं चलती हूँ, इस वक्त मेरी एक रिश्तेदार आंटी का फोन होता है अमूमन, और वो लंबी बात करती हैं। वो अलविदाई कलमात कहती साइन ऑफ करने लगी, फिर भागकर मुसलसल बजता फोन उठाया। CLI पे नंबर अनजाना था, मगर फिर भी कहीं देख रखा था। हेलो जी, हनैन बात कर रही हूँ। ओह जी जी श्योर, अभी अभी नहीं, मगर शाम में मामू आएंगे हमारी तरफ, तो मैं उनके साथ आ जाऊंगी। श्योर। और औरंगजेब अंकल? मुस्कुराकर उसने फोन रखा। चेहरे पे आई सारी कफलत बेजारी जाहिर होगी, वो अम्मी को बताने भागी। औरंगजेब साहब को काम था और उन्होंने उसे बुलाया था। वाह, अब एहतियात की कोई सूरत नहीं रही, कातिल से रस्मोरा सवा कर चुके हैं हम। लीड्स में सुरमई सुबह अपने अंदर नमी समय उतर रही थी। सारा के किचन की खिड़की से बादलों से ढका आसमान साफ नजर आता था। वो चूल्हे से सॉस पैन उतार कर गर्म दूध कप में उंडेल रही थी। पीछे कुर्सी पे ज़किया बेगम बैठी फल काट कर सादी के सामने रखती जा रही थी। वो जब से आया था खामोश बैठा था। कितने दिनों बाद आए हो, इतना नहीं होता कि चक्कर लगा लो? वो भी मेरे वारिस को शिकायत करने पे कि नुदरत आपा से कहीं शादी की खबर लें। तुम आए हो, PhD में कर रही हूँ या तुम? अपने असली सादा अंदाज में अबरू सुकेड़े बोलती हुई वो उतर आई। ट्रे मेज पे रखी बारी बारी हर मग में चम्मच हिलाया, फिर सबके सामने मग रखे। ज़किया बेगम ने मग उठाते हुए बगौर सादी को देखा। आज सादी ने आते साथी बच्चियों का नहीं पूछा। वो चौंक कर संभला, जरा सा मुस्कुराया। नहीं तो मैं बस वही तो अम्मी, ये आज बहुत बुझा बुझा लग रहा है, कोई मसला है तो मुझे बताओ। अपना कप लेकर सामने बैठती वो संजीदगी से पूछने लगी। वो शर्मिंदा हो गया। असल में मेरा मसला नहीं है, मेरा एक दोस्त है, उसका मसला जरा पेचीदा होता जा रहा है। ओके, सारा ने तवज्जो से सुनते हुए कप लबों से लगाया। उस लड़के की मम्मी काफी पोजेसिव है और केयरिंग भी। वो इधर आया भी इसलिए कि उसकी मम्मी को उसको मेरे साथ रखना चाहती थी, ताकि मैं उसका ख्याल रखूं और उस पर नजर भी रखूं। वो ड्रग्स पे चला गया था पहले। ओह, तो क्या उसने ड्रग्स छोड़ दी? ज़किया बेगम ने जरा फिक्रमंदी से पूछा। सादी के चेहरे पे बेबसी दर आई। यही तो मसला है, मेरे और उसके सब्जेक्ट अलग हैं, डिपार्टमेंट अलग हैं, कभी कभी मुलाकात होती है। उसकी मम्मी की हर मेल के जवाब में मैं सब अच्छा है की रिपोर्ट देता हूँ, मगर अभी कुछ देसी लड़कों ने मुझे बताया है कि वो फिर से ड्रग्स पे चला गया है। शायद कोई लड़की छोड़ गई है उसे, एक तो उसे भी हर महीने सच्ची मोहब्बत हो जाती है। आखिर में वो जल कर बोला। सकिया और सारा हंस पड़ी। उस दिन उसने गाड़ी कहीं मारी है, जुर्माना भी हुआ, मतलब चालान। शुक्र है वो उस वक्त ड्रग्स पे नहीं था, वरना मामला बिगड़ जाता। उसकी मम्मी को नहीं मालूम ये बात, अब मैं क्या करूँ? दोस्त की शिकायत लगाऊँ या उसके ऐप छुपाऊँ? देखो सादी, सारा कप रखकर संजीदगी से उसकी तरफ मतवज्जे हुई। एक माँ होने की हैसियत से मेरा हक है कि मुझे अपने बच्चे के हर काम की रिपोर्ट मिले। अगर तुम उसके सच्चे दोस्त हो तो उसकी माँ को जरूर बताओ, ताकि वो उसकी इसलाह कर सके। अगर उसकी जगह सैम ये करता तो तुम यही चाहते कि तुम्हारी अम्मी को खबर दी जाए, है ना? ओ, सादी के लब सुकड़े, फिर उसने इस्पात में सर हिलाया। वो समझ गया था, सारा बिल्कुल ठीक कह रही है, उसकी माँ को बताओ ताकि दो जूते लगाए वो उसको। ज़किया बेगम की सारी ममता जाग उठी थी, वो मुस्कुरा कर रह गया। थैंक यू आप दोनों का। फिर कप उठाते हुए मौजू बदला, वारिस मामू ठीक है? सिर्फ एक साल रह गया है ना आपके प्रोग्राम का? सिर्फ? पूरा एक साल पड़ा है? सारा खून भरते हुए उदासी से मुस्कुराई। और फिर हम बिलाखिर एक फैमिली होंगे और फैमिली की तरह रहेंगे, बहुत खवार कर दिया इन पढ़ाइयों ने। वाकई, ज़किया बेगम भी सारा को देखते हुए मगमूम सी मुस्कुरा दी। सिर्फ एक साल, पूरा एक साल रह गया था, सादी मुस्कुरा कर घूंट भरने लगा। हमी ने रोक लिया पंजे जनू, वरना हमें असेर ये कोता कुमंद क्या करते। लाउंज की कदामत खिड़की के साथ जवाहरात खड़ी बाहर देख रही थी। उसकी आंखों में गहरी सोच थी और हाथ में जकड़े मोबाइल पे सादी की ताजा ईमेल खुल रही थी। मोबाइल इतनी देर से यूं पकड़ रखा था कि स्क्रीन पसीने से नम हो गई थी। मैरी एंजियो कदम कदम चलती उसके करीब आई, मोतब सा पुकारा, मिसेस कारदार, आपकी तमाम पैकिंग मुकम्मल हो गई है, रात के लिए लीड्स की फ्लाइट भी बुक करवा दी है और मिसेस शेरिन ने कहा है कि वो भी चलेंगी। जवाहरात ने अबरू से हूँ का इशारा किया तो वो वहां से हट गई। तभी औरंगजेब सीढ़ियां उतरते दिखाई दिए। जवाहरात आहट पे भी बदस्तूर बाहर देखती रही, यहाँ तक कि वो पीछे एक सोफे पे टांग जमाकर बैठ गई। अचानक ही तुमने इंग्लैंड जाने का प्रोग्राम बना लिया। मैं शेरू को मिस कर रही हूँ और इस बहाने शेरिन और सोनिया का भी दिल बहल जाएगा। हाशिम के पास तो इतना वक्त नहीं होता। यानी कि तुमने उसे एक मुकम्मल फैमिली ट्रिप की शक्ल दे दी है। वेरी गुड। और मेरे डॉक्यूमेंट्स? वो बहुत जब्त से उसे देख कर बोले। जवाहरात ने मुड़े बिना जरा से कंधे उचकाए। क्या मैं दो दिन से कई दफा बता नहीं चुकी कि मेरा लैपटॉप खराब हो गया, इसीलिए वो फिल वक्त रिकवर नहीं हो सकते, न उनका जरा ड्राफ्ट तैयार हो सकता है। और चूंकि अब तुम बाहर जा रही हो तो एक महीने के लिए काम मुलतवी हो गया। तब तक तो मेरी समाअत की तारीख भी गुजर जाएगी और इसका सबसे ज्यादा फायदा तो तुम्हें ही होगा। इस तंजिया लहजे पे भी जवाहरात सुकून से खड़ी बाहर देखती रही। तपतन खावर अंदर आया। सूट में मलबूस तराशीदा मूछों वाला वो 34-35 बरस का आदमी था। जी सर। आइए खावर साहब, और जरा वजाहत कीजिए कि आप जैसे एक्सपर्ट मेरी बीवी का एक लैपटॉप क्यों नहीं ठीक कर सका। खावर ने जरा की जरा जवाहरात को देखा और फिर औरंगजेब को। दो ना खुदाओं का होना भी अजाब था। सर, मैंने कोशिश की मगर मसला मेरी समझ से बाहर है। अगर आप कहें तो किसी प्रोफेशनल के पास ले जाऊं या ऑफिस से किसी को बुलाकर। जवाहरात तेजी से उसकी तरफ मुड़ी। मेरे लैपटॉप में हमारी कंपनी के कितने खुफिया डॉक्यूमेंट्स हैं मालूम है तुम्हें? मैं कैसे उसे किसी दूसरे के हवाले कर सकती हूँ? मेरी बीवी को यही खुशफहमी है कि मैं किसी और को लैपटॉप नहीं दे सकता जबकि मैं दे सकता हूँ। मैरी, उन्होंने खशम की निगाह दोनों पे डालकर मैरी को आवाज़ दी। जवाहरात ने मुस्तरब सी होकर खावर को देखा और खावर ने जरा परेशानी से औरंगजेब को। उन दोनों का ख्याल था कि औरंगजेब ये नहीं करेगा मगर। मगर सर, औरंगजेब ने हाथ उठाकर उसे खामोश कराया। मैरी सामने आई तो उन्होंने उसे सिर्फ इशारा किया, वो पहले से मुतला कर दी गई थी, सो सर को हम देती बाहर निकल गई। जवाहरात गोया सुलग कर वापिस बाहर देखने लगी। उसके चेहरे पे शदीद इस्तराब फैला था। यह आदमी नाकाबले बर्दाश्त था, शदीद नाकाबले बर्दाश्त। दिलबरी ठहरा जुबान खलक खिलवाने का नाम, अब नहीं लेते परी रोजुल्फ बिखराने का नाम। एनेक्सी के अंदर छोटा सा लॉन्ग रूम था जिसमें टीवी चल रहा था और सामने बैठी हनैन चैनल बदल रही थी। उसने माथे वाले बाल छोड़कर बाकी पोनी में बांध रखे थे और जरा बेचैन सी लग रही थी। नुदरत और फारिस खामोशी से बैठे थे। तुमने औरंगजेब अंकल की तरफ नहीं जाना, उन्होंने बुलाया जो था, नुदरत ने उसे पुकारा। उनकी नौकरानी ने हमें आते देख लिया था, जब बुलाना होगा खुद बुला लेंगे। अच्छा, उठकर हमारे लिए चाय तो बना दो, कोई काम नहीं करती तुम। अम्मी, आप सीधे सीधे कह दें कि हन्ना तुम बाहर चली जाओ, हमें बात करनी है तो मैं चली जाऊंगी। वो रिमोट रख कर बुरा समूह बनाती उठ गई। फारिस खामोशी से देखता रहा। अब कहाँ जा रही हो, नुदरत ने फिर पुकारा। फारिस मामू के पास, वो कॉल सुनने बाहर गए थे, वहीं रह गए। वो दाखिले दरवाजे से बाहर निकल आई और दरवाजा जरा सा खुला छोड़ दिया। फिर बाहर उसके साथ खड़े होकर कान लगाकर सुनने लगी। आंखों में शरारत तो लबों पे मुस्कुराहट थी। जी, क्या बात करनी थी आपको? फारिस की आवाज साफ सुनाई दे रही थी। ऐसा है फारिस कि सलीम भाई ने अपनी बेटी जरताशा के लिए इशारों कनाइयों में बात की है, अगर तुम्हें कोई एतराज ना हो तो मैं बात शुरू करूं। वो उसके साथ जाकर बैठ गई और बड़ी आस से उसके घुटने पे हाथ रखकर कहने लगी, क्या जरताशा ये खानदान में वाहिद लड़की? उसने नाक से मक्खी उड़ाई और बेजारी से इधर उधर देखा। अच्छा तुम बताओ, जहाँ कहोगे मैं रिश्ता लेकर चली जाऊंगी। हनैन चेहरा दरवाजे पे झुकाए लब शरारत से दबाए सुन रही थी। फारिस चंद लम्हे नुदरत को देखता रहा। आपकी नंद, उसका भी तो अभी कहीं रिश्ता नहीं हुआ, बहुत ही कोई सरसरी अंदाज में कहा नुदरत चौंकी, फिर आंखों में खुशगवारी उभरी। हाँ उसका भी, फिर रुक गई, आंखों की जोत बुझ गई। फारिस ने गौर से उनके तासुरात देखे। मैं उसके काबिल नहीं या वो मेरे? नहीं, असल में मेरी सास, वो इतनी आसानी से नहीं मानेंगी। نہیں مانتی تو نہ مانے، ایک دفعہ بات کر لیجیے گا بس۔ اس کے تاثرات ذرا سخت ہو کے ندرت نے جلدی سے بات سنبھالی۔ نہیں، میں پوری کوشش کروں گی، وہ بہت اچھی لڑکی ہے، اگر ایسا ہو جائے تو بہت اچھا ہے۔ اس کا ایک اور رشتہ بھی آیا ہوا ہے آج کل، میں پھر اسی ہفتے جا کر بات کرتی ہوں۔ اور باہر دل پہ ہاتھ رکھ کے کھڑی حنین حیران، خوش، ایکسائٹمنٹ، غرض ہر جذبے سے گزر رہی تھی، تبھی کسی نے اس کو کان سے پکڑ کر دوسری طرف کھینچا۔ وہ گڑبڑا کر گھومی، وارث سامنے کھڑا تھا۔ ماموں، میں آپ کی طرف ہی آ رہی تھی۔ مگر میں نے سوچا کہ کن سوئیاں لینے میں بھی حرج نہیں ہے۔ اس نے حنین کا فکرہ مکمل کیا، وہ ابھی تک کان رگڑ رہی تھی، جھنجھلا کر اسے دیکھا۔ آپ کدھر رہ گئے تھے، گرمی میں اتنی دیر سے کھڑے ہیں؟ وہ گاڑی ہٹا کر اپنے سامنے کر رہا تھا، اس نے فارس کی گاڑی کی طرف اشارہ کیا۔ حنین کا کان رگڑتا ہاتھ رکا، آنکھوں میں کچھ چمکا، اس نے وارث کے ہاتھ سے چابی جھپٹی اور گاڑی کی طرف بھاگی۔ جلدی سے دروازہ کھولا، فرنٹ سیٹ پہ بیٹھی اور ڈیش بورڈ کے خانے کو الٹ پلٹ کرنے والی وارث ذرا حیران سا اس طرف آیا۔ کیا کر رہی ہو؟ جب ماموں ہمیں پک کرنے آئے تھے تو مجھے دیکھ کر جلدی سے کچھ اس میں ڈالا تھا، مل گیا، بلکہ مل گئی۔ سیاہ مخملی ڈبی ہاتھ میں لیے حنین نے فاتحانہ نظروں سے اسے دیکھا اور پرجوش سی ہو کر ڈبی کھولی۔ او گاڈ، کٹو، واپس رکھو فوراً، یہ فارس کی پرسنل چیزیں ہیں۔ دیکھنے تو دیں۔ وارث نے ہاتھ بڑھا کر ڈبی لینی چاہی مگر اس نے ہاتھ دور کر لیا۔ ڈبی کھل چکی تھی اور وہ جو ٹاپس یا انگوٹی کی توقع کر رہی تھی خود بھی ٹھہر سی گئی۔ سیاہ مخمل پہ ہیرے کی ننی سی لونگ تھی، بالکل مونگ کی دال کے دانے کی جتنی۔ واپس رکھو اسے، دروازے کے ساتھ کھڑے وارث نے اب سختی سے کہا تو اس نے ڈبی بند کر کے احتیاط سے واپس رکھ دی، پھر خود ہی باہر نکل گئی۔ چہرے پہ مسکراہٹ تھی، آنکھوں میں چمک، یہ نوز پین، ناک کی لونگ تھی، فارس نے لی ہوگی کسی کے لیے، اب مت چھیڑنا اسے۔ آہا، مجھے پتا ہے کس کے لیے، میری پھپھو ناک کی لونگ پہنتی ہیں۔ وارث کی آنکھوں میں ناگواری ابری، بے اختیار ادھر ادھر دیکھا۔ عقل کدھر ہے تمہاری، دوبارہ یہ بات مت کرنا۔ کیوں، میں نے کیا کہا ہے؟ میری بات سنو غور سے، وہ سنجیدگی سے اس کے سامنے کھڑا کہنے لگا، مجھے بھی پتا ہے کہ تمہاری پھپھو ناک میں لونگ پہنتی ہیں، اور مجھے یہ بھی پتا ہے کہ تم اندر سے کیا سن کر آ رہی ہو۔ فارس نے پہلا مشورہ مجھ سے کیا تھا، یہ باتیں حنین ہمارے خاندان میں پسند نہیں کی جاتی، ڈیڑھ دو سال پہلے تک وہ اس کا اسٹوڈنٹ بھی رہا ہے، اگر اس نے تب یہ بات نہیں کی تو اس لیے کہ خاندان میں کوئی یہ نہ کہہ سکے کہ ان کا کوئی افیئر رہا ہے۔ اب یہ والی بات، سختی سے ڈیش بورڈ کی طرف اشارہ کیا، یہ کسی کے سامنے نہیں دہرانی تم نے، ندرت آپا کے سامنے بھی نہیں۔ اچھا، حنین نے منہ بنا کر گردن پھیر دی، سارے ایڈونچر کا ان احتیاط پسند ماموں نے بیڑا غرق کر دیا تھا، تبھی میری انجیو اس طرف آتی دکھائی دی۔ حنین بے اختیار سیدھی ہوئی، کاردار صاحب آپ کو بلا رہے ہیں۔ حنین سر ہلا کر جانے لگی تو وارث کا کار لاک کر کے آ گیا۔ ٹھہرو، اکیلی مت جاؤ، میں ساتھ آ رہا ہوں۔ اس کے چہرے پہ کافی سختی سمٹ آئی تھی۔ اس راہ میں جو سب پہ گزرتی ہے وہ گزری، تنہا پس زندہ، کبھی رسوا سر بازار۔ ہاشم کے کمرے کی کھڑکی کا رخ نیکسی کی طرف تھا، اس لیے وہاں سے یہ منظر صاف نظر آتا تھا۔ ہاشم ایک سرسری نظر ان پہ ڈال کے پلٹا، سامنے بیڈ پہ کھلا بیگ رکھا تھا اور شیرین الماری سے ہینگرز نکال نکال کر ڈھیر کر رہی تھی۔ وہ بھینچے ہوئے ابرو کے ساتھ اسے دیکھتا رہا۔ کچھ عرصے سے تمہارے انگلینڈ کے چکر زیادہ نہیں لگ رہے؟ ہینگر سے شرٹ اتارتے شیرین نے ایک کے ہاتھ تھمے، پھر اسے کھینچ کر اتارا، تین تہیں لگائیں، بیگ میں رکھا اور سنہری بال کان کے پیچھے اڑستی سیدھی ہوئی۔ مسز کاردار نے پیشکش کی تھی اور وہاں میری خالہ بھی رہتی ہیں۔ اچھا ہے، اس بہانے ان سے بھی ملاقات ہو جائے گی، تمہارے پاس وقت ہوتا تو ہم ایک فیملی کی طرح جاتے۔ کوئی بات نہیں، تم شاید میرے بغیر وہاں زیادہ خوش رہتی ہو، وہ تلخی سے کہتا آنکھیں سکیڑ کر اسے کپڑے طے کرتے دیکھ رہا تھا۔ تم جھگڑے کے موڈ میں ہو، اس نے بیزاری سے کہتے ہوئے ڈریسر سے ایک ڈبہ اٹھایا اور اس میں چیزیں بھرنے لگی۔ جھگڑنے کا کوئی فائدہ نہیں ہے، وہاں جا کر بھی تم نے میری بیٹی ملازموں پہ چھوڑ دینی ہے، اس کا بخار پچھلے ہفتے ٹھیک ہوا ہے، مگر شہری تمہارے پاس نہ ادھر اس کے لیے وقت ہوتا ہے نہ ادھر ہوگا، تم وقت نکالنا شروع کرو، میں پیروی کروں گی۔ وہ لپسٹکس اٹھا اٹھا کر ڈبے میں ڈال رہی تھی، ہاشم تلخی سے سر جھٹک کر باہر نکل گیا۔ راہداری کے دوسرے سرے پہ ایک کمرے کا دروازہ آدھا کھلا تھا، وہ نرسری تھی اور ادھر کارٹ کے ساتھ ایک ملازمہ کھڑی نظر آ رہی تھی۔ ہاشم کی آنکھوں میں افسوس ابھرا، پلٹ کر ایک ملامتی نظر اپنے کمرے پہ ڈالی اور سیڑھیاں اترنے لگا۔ بیچ سیڑھیوں کے وہ رک گیا، ابرو بھینچ کے پھر تیزی سے آخری زینے تک آیا۔ تمہارا بھائی ملا تھا مجھے پچھلے سال، کہہ رہا تھا جب بھی کمپیوٹر خراب ہوتا ہے وہ تمہیں کال کرتا ہے۔ اورنگزیب صوفے پہ براجمان کہہ رہے تھے، سامنے والے صوفے کے کنارے ہنین ٹکی تھی اور بار بار کبھی ساتھ کھڑے وارث کو دیکھتی، کبھی کھڑکی کے ساتھ موجود خود کو سلگتی نظروں سے گھورتی جواہرات کو۔ بھائی کمپیوٹرز میں اچھا نہیں ہے اس لیے، وہ ذرا تذبذب سے بولی، پھر دوبارہ جواہرات کو دیکھا۔ جواہرات اب سینے پہ بازو لپیٹے تندھی سے اسے دیکھے جا رہی تھی۔ عام حالات میں پورے اعتماد رہنے والی ہنین گڑبڑا رہی تھی، ہاشم بمشکل ضبط کر کے وہیں کھڑا رہا۔ یہ لیپ ٹاپ، اورنگزیب نے میز کی طرف اشارہ کیا، چل نہیں رہا، ویسے تو میں کسی کو بھی بلا لیتا مگر تمہارا امتحان بھی آج لے لیتے ہیں۔ ہنین نے ایک نظر وارث کو دیکھا جس پہ اورنگزیب نے دوسری نظر بھی نہیں ڈالی تھی، اور پھر لیپ ٹاپ اٹھا کر گود میں رکھا، اسے کھولا، آن کیا۔ اب وہ جواہرات کو دانستہ طور پہ نہ دیکھنے کی صحیح کر رہی تھی۔ اسکرین پہ کچھ حرف لکھے آ رہے تھے، ہنین نے چند کیز دبائیں، پھر نگاہ اٹھائی تو آخری سیڑھی پہ کھڑا ہاشم بھی اسے ہی دیکھ رہا تھا، بالکل سانس روکے مسترب۔ کار دراز کے چہروں کی تاب لانا مشکل تھا، وہ سر جھکا کر اسکرین کو دیکھنے لگی، چند بٹن مزید دبائے، سسٹم چلنے لگا۔ غالباً یہ آن ہو گیا ہے، تو پھر ہنین کیا مسئلہ تھا اس میں؟ اورنگزیب نے ایک استہزائیہ مسکراہٹ سے بیوی کو دیکھتے ہوئے پوچھا۔ ہنین نے چہرہ اٹھایا، ہاشم سے نظر ملی، ہاشم نے نفی میں سر ہلایا۔ کچھ منفی مت بتانا۔ اس نے اورنگزیب کو دیکھا، وہ منتظر تھے، وہ کسی فیملی بار کے درمیان پھنس گئی تھی، نارمل حالات میں اسے، ایک منٹ، وہ نارمل نہیں تھی، وہ ہنین تھی۔ اس نے تن کر گردن سیدھی کی، لیپ ٹاپ کا رخ ان کی طرف پھیر کر اسے میز پہ رکھا اور بالکل سیدھی کھڑی ہو گئی۔ اس میں کوئی بھی مسئلہ نہیں تھا، سٹارٹ اپ کا مسئلہ بھی خود ساختہ تھا، شاید آپ نے یا کسی اور نے، معصومیت سے مسز کاردار کی آنکھوں میں دیکھا، کوئی شرارت کی تھی اس کے ساتھ۔ گردن اورنگزیب کی طرف موڑ لی، مسکرائی، وہ بھی سر کو خم دے کر ہلکا سا مسکرائے۔ ہاشم نے اف کراہ کر آنکھیں بند کی، یہ بچے بھی نہ۔ میں اس فیور کو یاد رکھوں گا، اورنگزیب نے بلند آواز میں کہا تھا۔ ہنین اور وارث جانے کے لیے مڑے۔ کیا کھانا کھا کر نہیں جاؤ گی؟ جواہرات ذرا مسکرا کر سرد آنکھوں سے اسے دیکھتے ہوئے بولی۔ نہیں، ہم جلدی میں ہیں، وارث نے اسے اشارہ کیا۔ بہت عرصے سے تم نے مجھے موویز کی فہرست نہیں بھیجی، اورنگزیب نے اسے سختی اور باروب لہجے میں پوچھا تھا، شاید ان کا سب سے نرم انداز یہی تھا۔ ہنین نے بے نیازی سے شانے جھٹکے، میں موویز نہیں دیکھتی، وہ دو تین گھنٹے میں ختم ہو جاتی اور پھر دل کرتا ہے بالکل اس جیسی مووی اور بھی دیکھی جائے، مگر ویسی مووی نہیں ملتی، سو میں اب امریکی ٹی وی شوز دیکھتی ہوں، لمبے لمبے سیزن، بار بار کی انجوائمنٹ۔ یہ وہ آخری بات تھی جو اس نے کہی، پھر خدا حافظ کہہ کر وہ نکل آئے۔ دروازہ بند کرتے ہوئے وارث نے خاموش مگر گہری نظر ہاشم پہ ضرور ڈالی تھی۔ میں تمہیں ایک نصیحت کروں گا، کارتراز سے فاصلہ رکھنا، یہ اچھے لوگ نہیں ہیں۔ وہ دونوں ساتھ ساتھ سبزہ زار عبور کر رہے تھے جب اس نے کہا۔ ہنین نے الٹا تعجب سے اسے دیکھا۔ میں تو دو سال سے ان کے گھر میں نہیں آئی، کاردار صاحب کو آخری میل سال پہلے کی تھی، شاید یہی بھجواتے ہیں ہر ماہ باسکٹ، مجھے تو یہ بھی نہیں پتا کہ ان کا بزنس کیا ہے۔ باسکٹ؟ اس سوال پہ ہنین دل کھول کر ہنسی۔ ہاشم بھائی کی بیٹی 6 مئی کو پیدا ہوئی تھی، سو ہر ماہ کی 6 تاریخ کو چاکلیٹس اور برانڈیڈ سویٹ سے بھری باسکٹ سب رشتے داروں کے گھر آتی ہے کہ بھئی، اب سونیا اتنے ماہ کی ہو گئی، اب اتنے کی، جب تک وہ 2 سال کی نہیں ہو جائے گی یہ ہوتا رہے گا، امیروں کے چونچلے۔ وہ دونوں باتیں کرتے ہوئے دور ہوتے جا رہے تھے۔ ہاشم نے کھڑکی سے ان کو جاتے دیکھا، آنکھوں میں گہری سوچ تھی، مگر پھر باپ کی آواز نے چونکایا۔ ہاشم، مجھے یہ ڈراپ نکال کر دو تاکہ میں پیپرز بنواؤں، اور یہ کام تمہاری ناقابل اعتبار ماں کے جانے سے پہلے ہو جانا چاہیے۔ ہاشم کے ابرو تن گئے، خاور کو جانے کا اشارہ کیا۔ وہ چلا گیا تو وہ سامنے آیا، صوفے پہ براجمان باپ کے بالکل سامنے۔ میری ماں کو ملازموں کے سامنے بے عزت مت کیا کریں، وہ کھڑے ہوئے ایک خشمگے نگاہ اس پہ ڈالی اور دوسری جواہرات پہ جس کے تنے حساب ڈھیلے پڑے تھے، آنکھوں میں مسرت چمکی۔ जो कहा है वो करो, मुझे मत समझाया करो। वो अपने कमरे की तरफ बढ़ गए। उनका दरवाजा बंद होते ही जवाहरात तेजी से उसके करीब आई। क्या तुमने देखा वो हमेशा किस हतक से मुलाजमों के सामने? मम्मी मेरे साथ मेरे बाप के खिलाफ बात मत किया कीजिए। जवाहरात रुक गई, निगाहें यकटक हाशिम के चेहरे पर ठहर गईं। वो गुस्से में लग रहा था। आइंदा आप उनसे गलत बयान ही नहीं करेंगी, जमीन नहीं बेचनी तो मुझे बताएं। हाशिम हर मसला संभाल सकता है, खुद गलत किस्म के इकदाम मत किया करें। जवाहरात ने उसको देखते हुए इस्बात में गर्दन हिलाई। हाशिम एक तरफ से गुजर कर बाहर निकल गया। बरामदे के ऊंचे सतूनों के साथ खावर चौकस मोदम खड़ा था। वो बरहमी से कहता उसके सामने आया, तुम मेरी माँ के लिए काम नहीं करते, मेरे बाप के लिए भी काम नहीं करते, तुम मेरे लिए काम करते हो। आइंदा इन दोनों का कोई भी ऐसा हुक्म मत मानना जो इनके दरमियान किसी झगड़े का सबब बने। क्या मैं दोहराऊं या तुम समझ गए हो? खावर ने सर झुका लिया। सॉरी सर, मिसेस कारदार ने मुझे धमकी। ओके मैं एहतियात करूंगा। हाशिम ने गहरी सांस लेकर गर्दन मोड़ी। यहाँ से एनेक्सी नहीं नजर आती थी, वो पिछली तरफ थी मगर उसे कुछ अनदेखा नजर आया था। ये आदमी फारिस का भाई वारिस गाजी, इस पे नजर रखो खावर। फोन नैप करो, ऑफिस बक करो, जो भी करो। मैंने सुना है ये पेट्रोलियम दरामदाद की डीलिंग्स की रिपोर्ट तैयार कर रहा है। बाजाहिर कोई खतरे की बात नहीं है मगर जिस तरह ये मुझे देख रहा था अभी, समझ गए हो ना? इसका कंधा थपथपा कर पूछा। खावर ने इस बात में गर्दन हिलाई। गुड। हाशिम वापस मुड़ गया और कारदार कसर पे उतरती नीली शाम आहिस्ता आहिस्ता स्याही में बदलती रही। फरिश्ता मुझको कहने से मेरी तहकीर होती है, मैं मस्जूद मलाइक हूँ, मुझे इंसान रहने दो। जुल्फिकार यूसुफ के घर का लाउंज अब ज्यादा ही पुरौनक लग रहा था। जुमर रात उनके पास ठहरने को आई थी। नुदरत खुशी खुशी स्टोर से साफ तौलिया और लहाफ वगैरह निकाल रही थी। हनैन अलबत्ता कदरे मुजमहिल सी जुमर के सामने वाले सोफे पे पैर ऊपर करके बैठी थी। जुमर ने बहुत दफा सोचती नजरों से उसे देखा मगर फिर खामोश रही। हनैन का चेहरा स्कूल से आते साथ ही ऐसा था जिस बात को वो इतने दिनों से नजरअंदाज करने की कोशिश कर रही थी, वो आज ज्यादा भयानक तरीके से सामने आ गई थी। उसकी उस बदतमीज मगरूर और नालायक क्लास फेलो सबरीना जावेद की वालदा यास्मीन जावेद, जो स्कूल की वाइस प्रिंसिपल भी थी, ने उसे आज अपने ऑफिस में बुलाया था। आपने नाइन्थ में बोर्ड टॉप किया था हनैन, क्योंकि आपके नोट्स बहुत अच्छे होते हैं। जी मैम। उसने मोहतात नजरों से उनका चेहरा देखा। वो कुर्सी पे बहुत तमकिनत और रोब से बैठी उसे देख रही थी। और सबरीना काफी दिन से आपसे नोट्स मांग रही है, ना नोट्स आपने दिए ना ही उसकी प्रैक्टिकल नोटबुक बना कर दी। मैम वो नोट्स मैं लेक्चर के दौरान लेती हूँ, अंग्रेजी के खत मजमून वगैरह में जिन किताबों से तैयार करती हूँ वो मेरे भाई और फूफो की पुरानी किताबें हैं, वो मैं कैसे किसी को दे सकती हूँ और मैं उसको क्यों नोटबुक बना कर दूँ? आपको पता है नाइन्थ का बोर्ड टॉप तब मैटर करेगा जब आप दसवीं में भी टॉप करें, मिलाकर रिजल्ट आएगा ना। सो आप सबरीना की मदद किया करें, अगर नहीं करेंगी तो इस बात को जहन में रखिएगा कि वाइस प्रिंसिपल चाहे तो आपका दाखिला भी ना भेजे, चाहे तो ऐसे कमेंट्स लिखकर स्कूल से खारिज कर दे कि अगले 3 साल तक कोई स्कूल एडमिशन देने का अहल ना रहे। मंडे तक सबरीना की नोटबुक तैयार होनी चाहिए, आप जा सकती हैं। और वो बेबसी गुस्सा यहाँ तक के डर हर जज्बे में घिरी वापस आई और तब से ऐसे ही थी। अम्मी मेरे ब्राउन जूते नहीं मिल रहे, लंडे वाले। सैम को फूफो की मौजूदगी में ताज़ा ताज़ा खरीदे जूतों को दिखाने की जल्दी थी, इसलिए काफ़ी देर से आवाज़ें लगा रहा था। हनैन चौंकी, फिर उठकर अंदर गई जहाँ वो अलमारी खोले खड़ा था और उसे ज़ोर से चुटकी काटी। कितनी दफ़ा अम्मी ने बताया लंडा नहीं कहते, एल शॉप कहते हैं। अच्छा, और फिर से हलक फाड़ कर चिल्लाया, अम्मी अम्मी मेरे एल शॉप वाले जूते नहीं मिल रहे जो लंडे से लिए थे। उफ, वो करा कर बाहर निकल आई। जुमर बमुश्किल मुस्कुराहट रोक कर बैठी थी। हनैन फीका सा मुस्कुराई, बाहर हवा है, ऊपर टेरेस पे बैठते हैं। जुमर उठ खड़ी हुई। सैम जूते ढूंढ कर फौरन बाहर आया और आंखें पिलाए ताज्जुब से उसे देखा। फूफो इस वक्त बाहर नहीं जाइएगा, हमारे लॉन का दरख्त टेरेस तक जाता है जिसपे जिन होते हैं। जुमर ने गहरी सांस ली। जिन्नात, जिन के बारे में सुनाने को हर शख्स के पास एक कहानी जरूर होती है। और पता है पुपो, मेरे दोस्त के घर के करीब एक कब्रिस्तान है जहाँ, सैम पुरजोर सा सुनाने लगा। वो इस उम्र में दाखिल हो गया था जब बच्चे स्कूल से आकर میری ٹیچر اور میرا دوست کے اقوالے ذریعے سارا وقت سناتے ہیں۔ زمر نے نرمی سے اس کے ماتھے سے بال ہٹائے۔ میں تمہیں اس سے بہتر کہانی سناتی ہوں، مگر پہلے اوپر چلو۔ سیم کی پریشانی نظر انداز کر کے وہ اوپر آ گئے۔ ہنین بھی بجھی بجھی سے ان کے ساتھ تھی۔ اوپر والا پورشن کسی دوسری فیملی نے کرائے پہ لے رکھا تھا، البتہ ٹیرس کی طرف بیرونی لوہے کا زینہ جاتا تھا اور وہاں یہ لوگ بھی بیٹھ جایا کرتے تھے کبھی کبھار۔ باغیچے کا درخت ٹیرس کے ایک حصے پہ گھنا سایہ کرتا تھا۔ وہ درخت سے دور وسط میں بچھی کرسیوں پہ جا بیٹھے۔ تو اسامہ یوسف خان جنات سے ڈرتا ہے؟ سیم کو بازو کے حلقے میں لے کر اپنے ساتھ بٹھائے وہ کنکھیوں سے سامنے بیٹھی ہنین کو دیکھتے ہوئے بولی۔ سیم نے تذبذب سے اس بات میں سر ہلایا۔ وہ ڈراؤنے ہوتے ہیں نا، اور یہ تو تمہیں پتا ہے کہ انسان فرشتوں جنوں سے زیادہ اشرف ہے، یعنی کہ زیادہ نوبل ہے۔ مجھے پتا ہے، اس نے دینیات میں پڑھ رکھا تھا اشرف المخلوقات۔ تو انسان زیادہ نوبل اس لیے ہوتے ہیں کیونکہ ہم وہ بھی کر سکتے ہیں جو جن نہیں کر سکتے۔ جن غائب ہو سکتے ہیں پھوپھو؟ ہاں، اور ہمیں چھپنے کے لیے غائب ہونے کی بھی ضرورت نہیں، آرام سے پریشانی اور اندر کا خوف دوسروں سے چھپا کر خود کو نارمل ظاہر کر لیتے ہیں۔ زمر نے کنکیوں سے دیکھا، ہنین چونکی تھی۔ مگر وہ اڑ بھی سکتے ہیں، سیم کو جنوں کی تحقیر پسند نہیں آ رہی تھی۔ اور ہمیں اوپر جانے کے لیے پیروں کی ضرورت نہیں، ہمارا کردار ہمیں بلند کرتا ہے، ہم زیادہ مضبوط ہیں کیونکہ ہم اپنی فیملی کا مشکل اور پریشانی میں ہاتھ تھامتے ہیں۔ مگر سیم ذرا کی ذرا درخت کو دیکھ کر خاموش ہو گیا، وہ سمجھ نہیں پا رہا تھا مگر زمر اسے سمجھا بھی نہیں رہی تھی۔ میں تمہارے دوست سے زیادہ اچھی جنوں کی کہانی سناتی ہوں تمہیں، وہ سیم کو مخاطب کر کے اس کے بال سہلاتی کہہ رہی تھی۔ ہنین بھی ذرا آگے ہو کر غور سے سننے لگی۔ صدیوں سے جن آسمانوں کا سفر کرتے، فرشتوں کی باتیں سنا کرتے تھے، پھر ایک دن اچانک انہوں نے آسمانوں کو ٹٹولا تو اسے سخت پایا۔ وہ کان لگانے گئے تو ان پہ شعلے برسنے لگے۔ وہ اس وقت نہیں جانتے تھے کہ ان کے رب نے انسان کے ساتھ نیکی کا ارادہ کیا ہے یا برائی کا۔ تو وہ زمین میں پھیل گئے تاکہ خبر لیں کہ کیا غیر معمولی واقعی پیش آ رہا ہے جو آسمان پہ اتنے پہرے لگ گئے ہیں۔ کہتے ہوئے اس نے آسمان کو دیکھا، وہ تاریک تھا، چاند کے بغیر صرف تاروں سے ڈھکا، پر اسرار، خاموش اور گہرا۔ پھیلتے پھیلتے ان میں سے کچھ وادی نخلا پہ جا پہنچے۔ وہاں رسول اللہ صلی اللہ علیہ وسلم اپنے صحابہ کو فجر کی نماز پڑھا رہے تھے تو قرآن اتر رہا تھا۔ نماز کا قرآن جب انہوں نے سنا تو ان کے دل بدل گئے۔ وہ فوراً اپنی قوم، اپنے خاندانوں کی طرف پلٹے اور ان کو بتایا کہ ہم نے ایک عجیب قرآن سنا ہے جو رہنمائی دیتا ہے۔ تم سیم یوسف، تمہارے دوست کا دوست جو بھی کہے، مجھے تو قرآن میں جنات کا ذکر بہت پیار سے بیان کیا ملا ہے۔ مجھے تو وہ بہت نوبل لگے، انہوں نے سچائی جان لی تو اسے چھپایا نہیں، اپنے لوگوں میں واپس جا کر ان تک حق پہنچایا۔ یہ تو انسانوں کی اچھائی ہے نا، سچ کے لیے سٹینڈ لینا۔ کیا اب بھی تم جنوں سے ڈرتے ہو؟ سیم جو بالکل مسحور ہو کر سن رہا تھا استفسار پہ چونکا، ذرا سے شانے گرائے۔ نہیں تو جنوں سے نہ ڈرا کرو سیم، ایٹم بم نہ انہوں نے بنائے تھے نہ برسائے تھے، انسان زیادہ خطرناک ہوتا ہے۔ ہنین یک ٹک مبہوت سے سن رہی تھی۔ زمر اب سیم کو نیچے سے کچھ لانے کے لیے بھیج رہی تھی۔ جب وہ چلا گیا تھا اس نے زمر کو اپنی طرف رخ کرتے دیکھا۔ اب وہ وقت آ گیا ہے کہ تم ڈرنا چھوڑ دو ہنا، انسان کو انسان بننے کے لیے بہادر بننا ہوتا ہے۔ نرمی سے مسکرا کر کہا۔ تاریک رات، گھنا درخت، ٹیرس کی تنہائی، ہنین کے اندر اندیشے، خوف، سب اس کی آنکھوں کی نرمی میں زائل ہوتا گیا۔ زمر نہیں پوچھے گی یہ تو طے تھا، وہ صرف سوال کا اعتماد دے کر فیصلہ دوسرے پہ چھوڑ دے گی۔ ہنین اٹھی اور سیم کی جگہ پہ اس کے قریب آ بیٹھی۔ اب سر جھکا کر انگلیاں مروڑتے ہوئے بات کا آغاز کرنا چاہا مگر الفاظ حلق میں پھنس گئے۔ زمر نے غور سے اس کا جھکا چہرہ دیکھا۔ میں ایک بہت پر اعتماد لڑکی کو جانتی ہوں جو ہر اعتماد کا ترنت جواب دے کر سب کو ہنسا دیتی ہے۔ آج کیا وہ گھر پہ نہیں ہے؟ میں جب سے آئی ہوں مجھے نظر نہیں آئی۔ ہنین ہلکا سا ہنستی سر اٹھایا، ہنسی سمٹی، آنکھوں میں اضطراب ابھرا۔ علیشا کہتی ہے میری امریکن دوست کے مستوں کے دو حل ہوتے ہیں، یا خود میں ہمت تلاش کرو یا زیادہ ہمت والے کو۔ اور میری کلاس فیلو سبرینا، پہلا قدم مشکل ہوتا ہے، پھر اگلے قدم تو خود بخود اٹھنے لگ جاتے ہیں جیسے برسوں کی عادت ہو۔ ساری بات سن کر زمر نے سنجیدگی سے کہا، پہلی بات تمہیں اسکول میں بلے کیا جا رہا ہے، بلکہ یہ ہراسمنٹ ہے اور یہ جرم ہے۔ ہنا کبھی بھی زندگی میں ظلم کے اوپر خاموش نہیں رہنا، اوکے؟ ہنین نے فوراً اس بات میں گردن ہلائی۔ دوسری بات، یہ مسئلہ تمہیں دو دن میں حل کر سکتی ہوں، میرے پاس ایک ایسا پلان ہے جس کے بعد وہ ٹیچر دوبارہ تمہیں دھمکانے کی جرات نہیں کر سکیں گی۔ واقعی؟ ہنین کی آنکھوں میں حیرت، خوشی، غرض، ہر مثبت جذبہ چمکنے لگا۔ ہاں تم دیکھتی جاؤ میں کیا کرتی ہوں۔ ہنین کا چہرہ گویا دمکنے لگا۔ الفاظ دنیا بناتے ہیں، الفاظ دنیا بکھیرتے ہیں، صرف الفاظ نہیں اسے اتنا ہی مطمئن کر دیا تھا۔ وہ پرسکون سی ہو کر بیٹھ گئی، پھر جلدی سے سیدھی ہوئی۔ او امی نے ٹرائفل بنا کر رکھا تھا فریج میں، آئے نیچے چلتے ہیں ورنہ موٹا آلو سب کھا جائے گا۔ زمر ہلکا سا ہنستی مگر وہ نیچے نہیں گئی۔ اس نے ہنا کے جانے کا انتظار کیا، ساتھ ہی چہرے کا پرسکون تاثر غائب ہوا۔ اس کی جگہ مسترب سوچ نے لے لی۔ اس نے موبائل نکالا، فون بک اوپر نیچے کی، ایک نمبر پہ رکی۔ اس نے چوتھی گھنٹی پہ اٹھا لیا تھا۔ فارس، میں نے آپ کو ڈسٹرب تو نہیں کیا؟ وہ جم سے آ رہا تھا، سانس ابھی تک پھولا ہوا تھا۔ نہیں میم، بتائیے۔ میری ایک فرینڈ کا کیس ہے، مقابل ایک اسکول کی وائس پرنسپل ہیں، تاریخ رات میں سرگوشی نما آواز میں وہ کہہ رہی تھی، اور وہ خاتون ہاتھ نہیں آ رہی۔ تو ان کو ڈیل کرنے کا کوئی پلان ہے آپ کے پاس؟ زمر نے گہری سانس لی۔ نیچے سے حنین اور اسامہ کے پھر کسی بات پہ لڑنے کی آواز آ رہی تھی، وہ سماعت کی حد سے دور تھے۔ نہیں، لیکن اگر میں یہ اس فرینڈ کو ابھی کہہ دیتی تو وہ کبھی دوبارہ اپنا مسئلہ لے کر میرے پاس نہیں آئے گی۔ سچ بتاؤں تو مجھے نہیں پتا کہ مجھے کیا کرنا ہے۔ اوکے، آپ ان خاتون کا کوئی نمبر پتہ وغیرہ دے دیں، ان کے بیک گراؤنڈ فائل تیار کر کے آپ کو بھجوا دوں گا، کچھ تو مل جائے گا ان کے خلاف استعمال کرنے کو۔ تھینک یو سو مچ فارس، بس یہ ہمارے درمیان رہے۔ ٹھیک، اور کوئی مسئلہ؟ وہ ذرا رکا مگر زمر نے دوبارہ سے شکریہ کر کے فون رکھ دیا۔ اب وہ بہتر محسوس کر رہی تھی۔ بیچارے پرانے اسٹوڈنٹس کتنی عزت کرتے ہیں، کاش میڈم یاسمین بھی عزت کروانا جانتی ہوتی، سیڑھیاں اترتے ہوئے وہ سوچ رہی تھی۔ کبھی کبھی آرزو کے صحرا میں آ کے رکتے ہیں قافلے سے۔ صبح حنین حسب عادت بھاگم بھاگ اسکول کے لیے تیار ہوئی تھی۔ زمر اور سیم بالکل تیار اس کے انتظار میں دروازے پہ کھڑے تھے۔ ادھر وہ آئی تھی، ادھر گھنٹی بجی۔ زمر نے آگے بڑھ کر دروازہ کھولا، ایک نوجوان باہر کھڑا تھا، سوٹ میں ملبوس، سن گلاسز لگائے، ہاتھ میں لمبا سا ڈبا۔ حنین یوسف، وہ سوالیہ نظروں سے دیکھتی ایک طرف ہوئی۔ کاردار صاحب نے بھجوایا ہے، وہ ان کا کوئی ملازم تھا، پیکٹ حوالے کر کے مؤدب سا پلٹ گیا، باہر اس کی کار کڑی تھی۔ حنین قدرے حیران، قدرے الجھی ہوئی۔ ڈبا لے کر اندر آئی، گول میز پہ اسے رکھا، سب ارد گرد اکٹھے ہو گئے۔ اس نے ذرا تذبذب سے ڈھکن اٹھایا اور پھر وہ سانس لینا بھول گئی۔ نیا نکول لیپ ٹاپ، آئی پیڈ، آئی فون، آئی پوڈ، ہر جدید آلہ الگ الگ ڈبے میں تھا، اور ان کے اوپر ایک نوٹ، میں کسی کا احسان نہیں بھولتا، اورنگزیب۔ زمر نے نوٹ پڑھا۔ ندرت نے آہستہ سے اسے بتایا کہ وہ کون ہے۔ فارس کا وہ کزن ہاشم جس کا سادی اکثر ذکر کرتا ہے۔ اوکے، محنین کے تاثرات دیکھنے لگی، جو اب شوق سے نکل کر خوشی خوشی سب کھولنے لگی۔ ندرت البتہ چپ ہو گئی۔ اتنے مہنگے مہنگے تحفے، یہ ہمیں نہیں رکھنے چاہیے۔ زمر سیم کو لے کر دروازے کی طرف بڑھ گئی۔ وہ ان کی اتنی ذاتی سی گفتگو میں مخل نہیں ہونا چاہتی تھی۔ نکلتے ہوئے اس نے حنین کی آواز سنی، امی یار کیا ہے، میں نے ان کا لیپ ٹاپ ٹھیک کیا، وہ شکریہ کرنا چاہ رہے ہیں، ایسے کیسے واپس؟ وہ باہر آ گئی۔ جب ہنا کار میں آ کر فرنٹ سیٹ پہ بیٹھی تو اپنی امی کا موبائل کان سے لگائے بات کر رہی تھی۔ زمر کو معلوم تھا کس کی کال ہوگی، اس کی آدھی رات ہوگی ہنا، اس نے مسکرا کر کہتے کار سٹارٹ کی، مگر وہ سنے بغیر پرجوش سی تفصیلات بتا رہی تھی۔ لیپ ٹاپ سلور کلر کا ہے اور آئی پوڈ۔ میری بات سنو ہنا، تم یہ سب واپس کر دو۔ وہ نیند سے اٹھ چکا تھا اور اب مکمل الرٹ تھا۔ وہ بولتے بولتے رک گئی۔ زمر نے ڈرائیو کرتے ایک نظر اس پہ ڈالی۔ یہ سب میں تمہیں لے دوں گا، اور اگر تب میں آپ کو واپس کر دوں تو آپ کو کیا لگے گا بھائی؟ انہوں نے کوئی غریب رشتے دار سمجھ کر طرز کھا کر نہیں دیا، میں نے ان کا کام کیا تھا، उन्होंने शुक्रिया अदा किया है। अगर मैं तोहफों की लालची होती तो जब वो कभी कभार पूछते हैं कि फला मुल्क जा रहा हूँ, तुम्हें कुछ चाहिए, तो हर दफ़ा ये कहकर इनकार ना करती कि सॉरी अंकल, मैं बगैर वजह के तोहफे नहीं लेती। ओ अच्छा, वो वाकई समझ गया। ओके तुम रख लो, अब मुझे सोने दो। हनैन ने फ़ोन रख दिया और खिड़की के बाहर देखने लगी, फिर कतरे उलझते हुए जुमर को देखा। अगर आपको कोई ऐसे तोहफा दे तो आप रख लेंगी? वो अपने अमल की सफाई चाह रही थी। जुमर को जैसे कुछ याद आ गया, उसने गैर से पिछला खाना खोला और कुछ निकाल कर उसकी गोद में रखा। स्याह मखमली डब्बी और एक तयशुदा कागज़। हनैन यूसुफ सुन रह गई। कल सुबह ये किसी ने मुझे कोरियर किया था, पढ़ो। हनैन का चेहरा फक हुआ, उसने डरते डरते जुमर की शक्ल देखी। वो पुरसकून ड्राइव कर रही थी, उसने धड़कते दिल से कागज उठाया। ज्वेलरी तक ठीक था, मामू से लव लेटर की तवक्को नहीं थी। कागज की तहें खोली। पहले कहने की हिम्मत नहीं हुई क्लास में कभी, ये आप पे इससे ज्यादा सूट करेगी जो आप पहनती हैं। इसे लव लेटर कहते हैं? उससे अच्छा तो लव लेटर तो लिंकन ब्रोस लिख लेता। मामू की लिखाई वो साफ पहचान गई। खौफ जाहिर हुआ, उलझन से सर उठाया। क्या आप ये नोज पिन रखेंगी? सुमन ने चौंक कर उसे देखा। तुमने तो अभी इसे खोला ही नहीं। इसमें लिखा है कि आप पे ये सूट नहीं करती। ना को उंगली से छुआ। अगर किसी का इतना सेंस है तो ये भी मालूम हुआ का नोज पिन ज्यादा अच्छी लगेगी। अब देखिए मेरा गैस ठीक निकलता है या। कहते सार डब्बी खोली, हीरे की लोंग सामने थी। हनैन ने फातियाना देखा, कहकर शाने उचकाए। क्या आपको मालूम है कि ये किसने भेजा है? जरा एहतियात से पूछा। इतने बैजेस पढ़ाए हैं, सैकड़ों स्टूडेंट्स गुजरे, मगर बहुत कम लड़कियों को मेरे घर का पता मालूम है। उन्हीं में से कोई होगी। होगी? हनैन का हलक तक कड़वा हो गया। तो अब आप क्या करेंगी? उस कोरियर कंपनी पे जाकर वापसी का पता लेने की कोशिश करूंगी। आखिर उन्होंने भी कैसे डायमंड ज्वेलरी कोरियर होने दी। फिर उसको वापस करूंगी, क्योंकि मैं स्टूडेंट से तोहफे नहीं लेती, ये मेरे असूलों के खिलाफ है। तो फिर मैं भी कारदार साहब को ये सब वापस कर देती हूँ, मेरे भी कुछ असूल होने चाहिए। बात ख़त्म। हनैन ने ज़रा खुफकी से कागज़ डब्बी में रखा, डब्बी वापस रखी और बाहर देखने लगी। जुमर ने गहरी सांस ली। हनैन और अपने दरमियान ताज़ा ताज़ा तकल्लुफ़ की खलीज में आने वाली कमी को एक असूल के पीछे असूलों में तरमीम हो सकती है, अपनों के लिए सब हो सकता है। ओके मैं इसे रख लेती हूँ। हनैन महज सर हिलाकर बाहर देखती रही। जुमर ने अचंभे से उसे देखा। तुम क्यों मुस्कुरा रही हो? उसने गड़बड़ा कर जबड़ा सीधा किया और गर्दन दाएं बाएं घुमाई। नहीं तो, और मजीद रुख फेर लिया। स्कूल में वो दोनों एक स्टोन के साथ खड़ी हुई थी, निगाहें गेट पर मरकूज थी। हमें सिर्फ उनका एड्रेस चाहिए या कोई दूसरे कॉन्टेक्ट इन्फॉर्मेशन? वो रही सबरीना। उसने अंदर आती लड़की की तरफ इशारा किया, फिर बेचैनी से जुमर को देखा। मगर आप इसका नंबर पता कैसे हासिल करेंगी? इसके लिए तो आपको रिकॉर्ड रूम में जाना होगा या स्कूल के डेटाबेस सिस्टम। कहाँ जा रही हैं आप? वो जो सतून की ओर से निकल कर जाने लगी थी, हनैन के हड़बड़ाने पर रुक कर उसे देखा, हल्का सा मुस्कुराई। सबरीना से उसका पता लेने। और हक्का बक्का खड़ी हनैन को छोड़कर जरा आगे आई। तब तक सबरीना बरामदे तक आ चुकी थी। हनैन फौरन घूम गई, समात वहीं लगी थी। जुमर सबरीना के पास से गुजरने लगी, फिर उसका चेहरा देखकर रुकी और खुशगवार हैरत से पुकारा। अरे सबरीना, मैडम यास्मीन की बेटी हो ना आप? कैसी हो मैडम, कैसी हैं? सबरीना रुकी, जरा उलझा उलझा सा मुस्कुराई। जी मैं सबरीना, आप? डोंट टेल मी तुमने मुझे नहीं पहचाना। बचपन में तुम कितनी हेल्दी थी, मगर अब ज्यादा प्यारी हो गई हो। अम्मी किधर हैं? अभी जॉब कर रही हैं? जी अम्मी वाइस प्रिंसिपल। कितनी आउट ऑफ टच हो गई हूँ, मैं भी दुबई चली गई थी ना, अभी भतीजी के एडमिशन के लिए आई थी। ऐसा करो मुझे अपना नंबर दे दो। कंधे पे टंगे पर्स से जल्दी जल्दी नोटबुक और कलम निकाल कर उसे थमाया। लैंडलाइन भी देना और एड्रेस भी दे दो, मैं मैडम से मिलने आऊंगी किसी दिन। सबरीना को सोचने का ज्यादा वक्त नहीं मिला, वो कागज पे अल्फाज घसीटने लगी। जब वो दूर चली गई तो जुमर स्तून तक वापस आई, कागज हनैन के सामने ले रहते हुए फातियाना नजरों से उसे देखा। वो वाकई मुतहैर खड़ी थी। तुमने अभी मेरी ये वाली साइट देखी नहीं हन्ना? वाकई जबरदस्त परफॉर्मेंस थी। फिर वो हैरान परेशान असम्बली के लिए भागी, मगर ठहर कर मुड़ी। ये नाक पे उंगली, آپ پہ واقعی اتنی سوٹ نہیں کرتی، اور بھاگ گئی۔ زمر نے کار میں واپس بیٹھتے ہوئے لمحے بھر کو آئینے میں اپنا چہرہ دیکھا۔ سونے کی بالی جیسی نت، کیا واقعی اس پہ سوٹ نہیں کرتی؟ اوہوں، اس کو مایوسی ہوئی۔ وہ بات سارے فسانے میں جس کا ذکر نہ تھا، وہ بات ان کو بہت ناگوار گزری ہے۔ شام کی ٹھنڈی ہوا میں درختوں کے پتے سرسراتے ہوئے موسیقی بکھیر رہے تھے۔ سادی چھوٹے چھوٹے قدم اٹھاتا اس خوبصورت گھر کے سامنے رکا، جنگلے کا چھوٹا سا گیٹ دھکیل کر کھولا اور سبزہ زار پہ آگے چلتا آیا۔ کھلا سالون، اس طرف پورچ، وہاں سے دیوار خمدار مورتی۔ وہ مڑ کر داخلی حصے کی طرف آیا تو ایک دم ٹھٹک کر رکا۔ ہاشم کی بیوی شیرین وہاں کھڑی تھی، سادی کی طرف پشت، داخلی دروازے پہ نگاہ رکھے وہ جھنجھلائی ہوئی موبائل پہ بات کر رہی تھی۔ ہاشم کو پہلے ہی مجھ پہ شک ہے، اور اب تو اس کی ماں بھی ادھر ہے۔ میں روز روز تم سے ملنے نہیں آ سکتی، کزن ہو تو کزن بن کر ہوں میں۔ بس چند سیکنڈ ہی تھے، سادی کی سمجھ میں نہیں آیا کہ مڑے یا آگے چلتا جائے، اور تبھی شیرین کسی احساس کے تحت پلٹی۔ فر فر چلتی زبان رکی، چہرہ فک ہوا، ایک دم کان سے لگا ہاتھ فون سمیت پہلو میں گرا دیا۔ السلام علیکم، وہ سر جھکا کر سرسری سلام کرتا دروازے کی طرف بڑھا۔ وعلیکم، میں بہن سے بات کر رہی تھی، وہ مسترب سی بولی۔ وہ انجان بن کر سوری کہتا رکا۔ شیرین چپ ہو گئی۔ مسز چوارات اندر ہیں؟ ہاں، جلدی سے آ گئی، دروازہ کھولا اور حلق کے بل چلائی، میری اینچی اور دوڑتی آئی۔ شیرین نے اشارہ کیا، وہ فوراً سادی کو اندر لے گئی۔ شیرین ڈور سٹیپ پہ کھڑی، اب بے چین سی اس کو جاتے دیکھ رہی تھی۔ سیاہ فارم ہاؤس کے پر نکلتے دکھائی دی تو اس نے اسے روکا۔ سنو، یہ لڑکا کون ہے؟ یہ سادی ہے، نوشیرواں کا دوست۔ او، فارس کا بھانجا، ہاشم ذکر کرتا تھا۔ وہ اندر چلی آئی، جلے پیر کی بلی کی طرح ادھر ادھر چکر کاٹا۔ جواہرات سٹڈی میں ہے، وہ سٹڈی میں تھی لاؤنج کے بجائے، یعنی اس لڑکے کو اسی نے بلوایا تھا۔ او نو، اگر اس نے کچھ بک دیا تو؟ وہ فکر مندی سے سٹڈی کے دروازے تک آئی، لکڑی کا ساؤنڈ پروف دروازہ بند تھا، وہ دونوں اندر تھے۔ اب پھر ایک خیال ذہن میں لپکا، وہ گھر سے باہر آئی، عمارت کے اطراف سے گھوم کر سٹڈی کی کھڑکی کے ساتھ رکی، لبوں پہ مسکراہٹ آ ٹھہری۔ اندازہ درست تھا، جواہرات کھڑکی کھول کر بیٹھنے کی عادی تھی، اور اس وقت بھی وہ کھڑکی کے ساتھ بیٹھی تھی۔ سادی اس کے مقابل کرسی پہ تھا، دونوں کے درمیان میز تھی جس پہ تازہ پھولوں کا گلدستہ تھا۔ جواہرات انگریزی طرز کے لباس میں ملبوس کوہنی کرسی کے ہاتھ پہ ٹکائے دو انگلیوں سے لاکٹ کا ہیرا چھیڑتی مسکرا کر اس کو سن رہی تھی۔ شہرین دیوار کے ساتھ لگی قریب سی رکائی، کان گفتگو پہ لگے تھے اپنا نام سننے کے خوف میں۔ ہمارے ڈپارٹمنٹس الگ ہیں، میں اس کا زیادہ دھیان نہیں رکھ پاتا، مگر پچھلے دنوں کچھ دوستوں سے یہ سب پتہ لگا تو میں نے سوچا۔ ساتھی شانے اچکا دیے۔ میں آ گئی ہوں، سب سنبھال لوں گی، جواہرات نے مسکرا کر سر کو خم دیا۔ میں صرف تمہارے منہ سے سب سننا چاہتی ہوں، کیا تمہیں یقین ہے کہ اس نے گھر میں بھی ڈرگز رکھی ہوں گی؟ مجھے نہیں معلوم، شاید کمرے میں ہوں، میں یہاں کم ہی آتا ہوں، مگر آپ اسے پیار سے سمجھائیے گا، وہ فکر مند بھی تھا۔ جواہرات نے مسکرا کر سر جھٹکا۔ کہتے ہیں خدا نے آسمانوں سے چار کتابیں اتاری اور پھر پانچواں ڈنڈا اتارا، جو ان سے نہیں مانتا وہ اس سے مانے گا۔ پھر بھی اچھا، میں شیرو سے مل لوں، وہ اجازت چاہتا اٹھ کھڑا ہوا۔ جواہرات نے اسی تمکنہ سے اس بات میں سر ہلایا۔ مجھے خوشی ہے کہ تم اس کا خیال رکھتے ہو، شیرین قدرے حیران سی وہاں سے ہٹی، چہرے پہ الجھن تھی، الفاظ ٹوٹ ٹوٹ کر سنائی دیے مگر اپنا ذکر نہیں تھا۔ وہ کچھ دیر وہیں کھڑی سوچتی رہی، پھر اندر واپس آ گئی۔ اب شیرو کے کمرے سے آوازیں آ رہی تھی، دروازہ آدھا کھلا تھا، قریب ایک شو کیس دیوار سے لگا تھا۔ وہ وہیں کھڑے ہو کر ایک میگزین بظاہر الٹ پلٹ کرنے لگی۔ وہ اندر کاؤچ پہ بیٹھا تھا، بار بار کھڑی دیکھتا، دونوں بھی یونیورسٹی کی باتیں کر رہے تھے۔ نوشیرواں گھر کے کپڑوں میں ہمیشہ کی طرح بے نیاز لگ رہا تھا۔ کیا تم ممی سے ملے؟ اصلی لاپرواہی سے کہتے شیرو نے روم فریج سے سافٹ ڈرنک کے دو کین نکالے، ایک اس کی طرف اچھالا اور دوسرے میں خود دانت کاٹ دیے۔ سادی نے کیچ کر کے سائٹ پہ رکھ دیا، اسے جلد واپس جانا تھا۔ ہاں، انہوں نے ہی بلایا تھا، پچھلی دفعہ ان کے آنے پہ میں ملنے نہیں آ سکا تو ان کا شکوہ بنتا ہے، اس نے صاحب کو اسے بتایا۔ ممی بھی نا، بڑی پوزیسیو ہیں، شیرو نے گردن پیچھے پھینک کر گھون بھرا، پھر سیدھا ہوا۔ لوٹا، انہوں نے چلتا ہوں۔ سادی کی نظر کمپیوٹر سکرین پہ پڑی۔ او شیرو، تم اور ہنین اس گیم کا پیچھا کیوں نہیں چھوڑ دیتے؟ ہفتے بعد لگائی ہے، سارا دن پڑھ پڑھ کر دماغ خالی ہو جاتا ہے۔ سادی نے مڑ کر دروازے کو دیکھا، یہاں سے آدھا لاؤنج نظر آتا تھا، شیرین نہیں دکھائی دیتی تھی۔ یہ تمہاری بھابھی تھی نا، بلونڈ بالوں والی؟ باہر کھڑی شیرین کے ساتھ تن گے بھنوئے بھینج گئی۔ لو، کوئی بلونڈ نہیں ہے، وہ بال ڈائی کرواتی ہے، ہر تیسرے مہینے یہاں سے 500 پاؤنڈ کا ہیئر ڈائی کروا کر جاتی ہے۔ وہ پھر سے ہنسا۔ کس طرح کی ہیں تمہاری بھابھی؟ سرسری سا پوچھا۔ صبح صبح اتنا میک اپ کر کے کمرے سے نکلتی ہیں، پھر سارا شہر گھومتی ہے، بھائی کا پیسہ بے تحاشا جھونکتی ہے، سونیا کا خیال بھی نہیں رکھتی، بھائی سے اکثر جھگڑا رہتا ہے۔ تمہیں کیسی لگی؟ گردن پیچھے کر کے خون بھر کے وہ کہہ رہا تھا۔ ہاں اچھی ہیں۔ وہ جانے کے لیے آگے بڑھ گیا، تب تک شیرین اپنے کمرے میں غائب ہو چکی تھی۔ دروازہ بند کر کے وہ بستر کے کنارے آ بیٹھی، چہرہ احساس ہتک سے سرخ پڑ رہا تھا، آنکھوں میں اضطراب، پریشانی، غصہ سب تھا۔ وہ بے چینی سے کمرے میں چکر کاٹتی رہی۔ پھر کافی دیر بعد باہر نکلی تو گھر میں خوب شور مچا تھا۔ میں نے تم پہ اعتبار کیا مگر تم اس قابل نہیں تھے، بالکل اپنے باپ پہ گئے ہو، وہی مزاج، وہی غصہ، وہی آتے۔ ایک وہ فارس کم تھا تمہارے باپ کی کاپی، اسے گنز کا شوق ہے، اور تمہیں اس کا؟ شیرین حیران مگر محتاط سی قدم قدم چلتی شیرو کے کمرے کے دروازے تک آئی۔ وہ پورا کھلا تھا، اندر شیرو شوق شرمندہ بوکھلایا سا کھڑا تھا اور بار بار ماں کو روک رہا تھا، جو بپری ہوئی شیرنی کی طرح ایک ایک دراز کھول کر چیزیں باہر پھینک رہی تھی۔ شیرین نے بازو سینے پہ لپیٹ لی اور ذرا سکون سے دیکھنے لگی۔ ممی پلیز، میرا دل چاہ رہا ہے ابھی پولیس کو فون کروں اور کہوں کہ اس ڈرگ ڈیلر کو آ کر لے جائیں میرے گھر سے، یہ میرا گھر ہے، سنا تم نے، یہ میرا گھر ہے۔ وہ چلاتے ہوئی وارڈروب سے کپڑے نکال نکال کر فرش پہ ڈال رہی تھی۔ وہ سفید سرمئی بوٹیوں والے پیکٹ بھی باہر آ گرے۔ شیرو نے سر چکا دیا۔ میرے بغیر تم کیا ہو؟ میرے بغیر تمہارا باپ کیا تھا؟ یہ اس کی ساری جائیداد، یہ میری عطا کی ہوئی ہے، یہ سب میرا باپ چھوڑ کر مرا تھا، تمہارا باپ لے کر پیدا نہیں ہوا تھا، اور تم؟ کسی دراز کی پشت پہ بازو لمبا کر کے ہاتھ ڈالا اور دو پیکٹ باہر نکال کر زور سے شیرو کے پیر پہ پھینکے۔ تمہیں آج میں اس گھر سے باہر نکال دوں تو کہاں جاؤ گے؟ سڑکوں پہ سو گے اور وہیں بھیک مانگو گے؟ اور اگر تمہارے باپ کو یہ سب بتا دیا تو وہ تمہارا کیا حال کرے گا معلوم ہے؟ کمرہ سارا بکھر چکا تھا، شیرو جذبہ سا کھڑا تھا، غصہ، پشیمانی، بے بسی، سب جذبات مل کے ممی کو ایک دم کیسے؟ یہ اوقات ہے تمہاری؟ جواہرات نے جھک کر سفید پیکٹ اٹھایا اور زور سے شیرو کے دے مارا۔ وہ اس کے سینے سے لگ کر پیروں میں جا گرا۔ یہ فیوچر ہے تمہارا؟ وہ جھکی، میز سے اپنا موبائل اٹھایا، چہرے کے سامنے لائی، کیمرے کے کلک کلک پہ نوشیروا نے ہڑبڑا کر سر اٹھایا، وہ تصویریں اتار چکی تھی۔ ممی آپ کیا؟ ممی مت کہنا مجھے، شیرنی غرائی، اگلے آدھے گھنٹے میں بغیر کسی ملازم کی مدد کے تمہارے کمرے کی ایک ایک چیز درست جگہ پہ نہ گئی اور یہ ساری ڈرگز تم نے آتش دان میں نہ جھونکی تو میں یہ تصویریں تمہارے باپ اور بھائی کو ہی مل کر رہی ہوں، آدھا گھنٹہ ہے تمہارے پاس، سنا تم نے؟ وہ ہیل والی سینڈل سے گری چیزوں کو ٹھوکر مار کر شعلہ بار نظروں سے اسے گھورتی دروازے کی طرف بڑھی۔ شیرین فوراً پیچھے ہو گئی اور نشیروا چکرا گیا۔ کیا آدھا گھنٹہ؟ میں اتنی جلدی؟ جواہرات ایڑیوں پہ واپس گھومی۔ اب تمہارے پاس 20 منٹ ہیں، ایک لفظ مزید منہ سے نکالو اور یہ 10 منٹ میں بدل جائیں گے۔ سختی سے گھور کر وہ باہر نکلی اور ٹھا سے دروازہ بند کیا۔ نوشیروا نے سر دونوں ہاتھوں میں لے لیا، پھر بے اختیار چہرہ اٹھا کر گھڑی دیکھی۔ او نو، جلدی سے وہ زمین پہ گری چیزیں اٹھانے لگا۔ مگر ممی کو شک کیسے ہوا اتنی اچانک؟ یوں بہار آئی امسال کے گلشن میں صبا، پوچھتی ہے گزر اس پار کروں یا نہ کروں۔ بڑے ابا کے لونگ روم میں خاموشی کا وقفہ بس چند لمحے کو آیا تھا۔ ندرت اپنا مدعا بیان کر کے قدرے بے بسی سے باری باری ساس سسر کو دیکھنے لگی۔ بڑے ابا چپ سے ہو گئے، پہلے فرحانہ بیگم کی طرف دیکھا جو اگلے ہی پل قطعیت سے نفی میں سر ہلا رہی تھی۔ یہ ناممکن ہے، ہماری طرف سے انکار سمجھو ندرت۔ فرحانہ، بڑے ابا نے تنبیہ انداز میں ان کو دیکھا، مگر کچھ معاملات میں ان کا زور اپنے شوہر پہ بہت چلتا تھا اور یہ انہی میں سے ایک تھا۔ नहीं बे, ये नहीं हो सकता। हम तुम्हारे भाई को नहीं जानते, ऐसे कैसे किसी को अपनी बेटी दे दें। वो अपनी नागवारी जब्त कर रही थी, मगर बड़े अप्पा उसको जानते हैं और आप वारिस से पूछ सकती हैं। वो लो, वो भी तो तुम्हारा ही भाई है, तरफदारी ही करेगा। हम सोच कर बताएंगे नुसरत, वो जरा बुलंद आवाज में बोले तो फरहाना खामोश हुई। नुसरत फीका सा मुस्कुराई, कदरे बददिली से सास की बुड़बुड़ाहट देखी और अपना पर्स वगैरह समेटने लगी। वो मायूस थी और बड़ी अम्मी तैश में। उनके जाने की देर थी कि वो बड़े अब्बा पे बरस पड़ी। नुसरत की हिम्मत कैसे हुई अपने भाई का रिश्ता जुमर के लिए मांगे? जैसे हमारी हिम्मत हुई थी आपकी बेटी के भाई का रिश्ता नुसरत के लिए मांगने की। वो भी बड़े अब्बा थे, तहम्मुल और सुकून से जवाब दिया। वो मजीद तल मिला गई। तब मुझे नहीं पता था ये ऐसी निकलेगी, बच्चों को भी अपनी तरह का बना दिया है। जुबान दराज, वो यतीम बच्चे हैं फरहाना, यतीमों को न डर बनाना चाहिए, वो बदतमीज नहीं है। बहरहाल हम नुसरत के भाई की तरफ रिश्ता नहीं देंगे, वो फजीला के बेटे में आखिर क्या बुराई है? उधर हाँ कर देते हैं, कब से वो जवाब मांग रहे हैं। फजीला भी तो नुसरत के रिश्तेदार है, उसका बेटा फारिस से अच्छा नहीं है? रहने भी दें, फजीला मेरी अम्मी की तरफ से भी रिश्तेदार लगती है। हाँ, वो मजीद बिगड़ गई। आप जुमर से पूछ लीजिए फरहाना, दोनों रिश्ते बता दीजिए, जो उसका फैसला हो। खिलाफे मामूल बड़ी अम्मी उस तजवीज पे खामोश हो गई। ठीक है, आप मुझ कुछ मत कहिएगा, मैं खुद जुमर से बात कर लूंगी। अगर उसने फारिस के लिए इनकार कर दिया तो फिर आप हमाद के लिए इनकार नहीं करेंगे। बड़े अब्बा ने इस बात में सर हिला दिया। अलबत्ता वो मुतफक्किर और मुतसबसब थे, क्यों उनकी खुद भी समझ में नहीं आ रहा था। जो फर्क सुबह पर चमके का तारा, हम भी देखेंगे। वो शाम बहुत सुहानी उतर रही थी। जुमर ने वस्त कानूनी में कार रोकी और गर्दन मोड़कर हुनैन को देखा। तुम्हें यकीन है तुम मेरे साथ आना चाहती हो? आज जुमर के दो दिन का वक्त तमाम हुआ था और वो तैयार थी। पॉजिटिव, वो गर्दन अकड़ कर बोली। माथे पे कटे बाल छोड़कर बाकी फ्रेंड चोटी में बंधे थे और ऐनक के पीछे झांकती आंखों में भला का एतमाद था और मुस्कुराहट भी। ये लोंग अच्छी लग रही है आप पे, साथ ही उसने जल्दी से जबड़ा सीधा कर लिया। जुमर ने थैंक्स कहकर डैशबोर्ड से फूला हुआ खाकी लिफाफा उठाया, कार बंद की और बाहें निकल आई। घंटी बजाकर दोनों मुंतजर सी गेट पे खड़ी थी। जुमर हुनैन से दराज कद थी, कुंगरियाले बाल जूड़े में बंधे और संजीदा चेहरे पे वो लोंग वाकई अच्छी लग रही थी। पुरसकून ठंडे तासरात, हुनैन अलबत्ता पुरजोश थी। खरामा खरामा चलते वो साहब गेट तक आए। जी, मैं डिस्ट्रिक्ट कोर्ट से आई हूँ, जुमर यूसुफ, मिसिज यास्मीन से मिलना है। उन्होंने बाहर झांका। किस सिलसिले में? अगर आप अगले 30 सेकंड में मुझे इज्जत से अंदर ना लेकर गए तो मैं ये कोर्ट ऑर्डर, खाकी लिफाफा लहराया, वापस जज के पास ले जाऊंगी और कहूंगी कि आपने कोर्ट का हुक्म मानने से इनकार कर दिया है। कल आपको जस्टिस सिद्दीकी के पास हाजिर होना पड़ेगा, तो ही अदालत के जुमरे में। और आप दरवाजा खोल रहे हैं या मैं जाऊं? साहब की आंखें पूरी खुल गई, अलबत्ता दरवाजा उन्होंने फिर भी कदरे तजबजब से खोला। अंदर बैठक नुमा ड्राइंग रूम में बैरूनी दरवाजे से ले आए। उन्होंने पायदान पे जूते उतारे थे, अंदर नरम कालीन था। जुमर ने पायदान को देखा और फिर अपने जूतों समेत चलती अंदर आई। टांग पे टांग रखकर सिंगल सोफे पे बैठी हुनैन भी आने लगी। फिर निगाह ड्राइंग रूम की दीवार पे आला अकेडमिक शील्ड्स पे पड़ी। उसने रुककर पायदान पे जूते उतारे और जुमर के करीब दूसरे सोफे पे आ टिकी। मेरे पास सिर्फ 15 मिनट है, मिसिज यास्मीन को बुलाइए, जुमर ने घड़ी देखते हुए स्पार्ट अंदाज में साहब को मुखातिब किया। वो फौरन अंदर चले गए। मिसिज यास्मीन जल्द ही उनके हमरा आई। जुमर को देख कर कुछ उलझी हुई इस्तकबालिया मुस्कुराहट के साथ सलाम किया और बैठते बैठते हुनैन पे नजर पड़ी, जो उनकी आमद पे खड़ी हो गई थी तो चौंकी। दोबारा जुमर को देखा। ये मेरी भतीजी है, वो सर्द आंखों के साथ उनको देखते हुए बोली। मैडम ने आपके जरा संजीदगी से हुनैन को घूर कर देखा, जो अब घुटने मिला कर बैठी थी, अलबत्ता गर्दन वैसी ही तनी हुई थी। आप किस सिलसिले में? मगर जुमर ने उनको सवाल पूरा नहीं करने दिया, वो साहब वापिस जा रहे थे। उसने उनको पुकारा। आप किधर जा रहे हैं? महमूद और रहमान जावेद साहब, सारी बात आपके सामने ही होगी। वो मुतजब्जब से वापस आ बैठे, बीवी को देखा। वो मुश्तबा नजरों से जुमर को देख रही थी। पाकिस्तान पैनल कोड पढ़ा है कभी आपने? जी, एक्सटॉर्शन एक जुर्म है, आर्टिकल 384 تین سال قید یا پھر جرمانہ یا دونوں. بلیک میل کرنا بھی جرم ہے. آرٹیکل 387 سات سال قید یا جرمانہ یا دونوں. اس وقت آپ یہ دونوں کر رہی ہیں اور بالکل بھی مجھے درمیان میں مت روکیے گا, کیونکہ میری بھتیجی کے ساتھ یہ دونوں جرائم کرنے پہ آپ پہ سزا واجب ہوئی ہے. آپ اس کو فورس کر رہی ہیں کہ آپ کی بیٹی کے لیے نوٹس بنائیں, ورنہ آپ اسے اسکول سے نکال دیں گی. او شاید آپ نے اپنے شوہر کو نہیں بتایا. محمود اور رحمان صاحب اچھمبے سے باری باری دونوں کو دیکھتے. یہ سراسر جھوٹ ہے, آپ میرے ہی گھر میں آ کر مجھ پہ الزام کیسے لگا سکتی ہیں؟ زمر نے خاکی لفافہ اٹھایا, کاغذ نکالے, شرب سے سامنے رکھے. محمود صاحب, آپ نے جی 11 میں ایک پلاٹ پہ ناجائز قبضہ کر رکھا ہے. مسز یامین, جو ضبط تیش میں ابھی بہت کچھ بولنے کا ارادہ رکھتی تھی, ایک دم سناٹے میں رہ گئی. محمود صاحب چونک کر اسے دیکھنے لگے. آپ کے خلاف فیصلہ آیا تھا اور آپ نے فیصلے پر اسٹے آرڈر لے لیا تھا, اور یہ جو دوسرے کاغذات ہیں یہ میں کل عدالت میں جمع کرواؤں گی, جس کے بعد آپ کا اسٹے آرڈر کینسل ہو جائے گا. آگے جو ہوگا وہ آپ جانتے ہیں. یہ بچی جھوٹ بول رہی ہے, میں نے ایسا کچھ نہیں کیا. وہ پھر سے عالم تیش میں آ کر بولنے لگی. محمود صاحب یو کے بعد دیگرے کاغذات کو دیکھ رہے تھے اور رنگت اڑتی جا رہی تھی. کیا ثبوت ہے اس کے پاس کہ میں نے ایسا کہا ہے؟ اپنے ہاتھوں کو دیکھتے حنین نے سر اٹھایا اور آئی فون کی سیاہ اسکرین ان کے سامنے کی. میم, اس دن کی ہمارے اسٹاف روم کی گفتگو میں نے اس میں ریکارڈ کر لی تھی. بڑے ادب سے گزارش کی. میم کو ایک دم سانپ سوکھ گیا, بالکل چپ ہو گئی. آپ بالکل بھی نہیں چاہیں گی کہ ہم یہ گفتگو پرنسپل صاحبہ کو سنوائیں, رائٹ؟ زمر نے سادگی سے سوال کیا. وہ دونوں خاموش تھے. چائے تو نہیں پلوائیں گے آپ؟ اگلا سوال مزید سادگی سے پوچھا. دیکھیں, آپ کو غلط فہمی ہوئی ہے, میں آپ کو یقین دلاتا ہوں کہ آئندہ. اگلے 5 منٹ وہ ان کو ہاتھ اٹھا کر سمجھاتے رہے. معذرت, یقین دہانی. مسز یاسمین بالکل خاموش بیٹھی رہی. گاڑی میں بیٹھ کر دروازہ بند کر کے زمر نے سوچتی نظروں سے حنین کو دیکھا, جو سیٹ بیلٹ باندھ رہی تھی. یہ فون تو تمہیں کاردار صاحب نے میم سے آخری گفتگو کے بعد نہیں دیا تھا؟ حنین نے شرارت سے لب دبائے نظریں اٹھائیں. پھپھو, میری بھی ایک سائڈ ایسی ہے جسے آپ نہیں جانتی. وہ ہنس کر کار سٹارٹ کرنے لگی. ویسے آپ میری پرنسپل سے بھی تو بات کر سکتی تھی, ہے نا؟ اسے ابھی خیال آیا. میں نے مسئلہ حل کرنے کا وعدہ کیا تھا, مسز یاسمین کو تمہارا دشمن بنانے کا نہیں. حنین کے لب او میں گول ہوئے, پھر مسکرا دی. تھینکس. تمہارے فارس ماموں کا آج شام تمہاری طرف آنا ہوگا, وہ عموماً ویکینڈ پہ آتے ہیں نا. مجھے ان سے کچھ بات کرنی تھی, اسی لیے سوچا ملاقات ہو جائے تو اچھا ہے. حنین نے بری طرح چونک کر اسے دیکھا, وہ پرسکون سی ڈرائیو کر رہی تھی. وہ شام میں آئیں گے, کہا تو تھا. آپ تھوڑا سا گھر چل کر ویٹ کر لیں گی نا؟ شور. حنین سامنے بینڈ سکرین کے پار دیکھنے لگی, انگلیاں بھی مروڑتی رہی, پھر ذرا کی ذرا زمر کو دیکھا. یہاں روک دیں, پودینہ لے لوں میں. پودینہ کیوں؟ وہ مارکیٹ کے قریب کار لے گئی. جب چٹنی بناؤں گی تو امی کو لازمی پکوڑے بنانے پڑیں گے, سمجھا کرے نا. وہ سبزی کی دکان کی طرف آئی اور ذرا اوٹ میں کھڑی ہوئی کہ دور پارکنگ میں موجود زمر اس کو نہ دیکھ پائے, جلدی سے موبائل پہ جس میں امی کی سم تھی کال ملائی. ماموں, آپ اسی وقت ہمارے گھر آ سکتے ہیں؟ نہیں, وہ مصروف تھا. حنین نے فون کان سے ہٹا کر اسے گھورا. امی پکوڑے بنا رہی ہیں, میں ڈائٹنگ پہ ہوں. اوفو, پھپھو آئی ہوئی ہیں, ان کو کوئی ضروری بات کرنی, آپ نے نہیں آنا تو نہ آئے. میں کہہ دیتی ہوں کہ وہ آپ سے فون پہ ہی بات کر لیں, وہ جل کر بولی. امید تھی کہ اب وہ فوراً حامی بھر لے گا, مگر شور, ان کے پاس میرا نمبر ہے, اب میں کام کر لوں. نہیں نہیں, ایک منٹ رکیں, وہ گھبرا کر بولی. میں نے پھپھو سے کہا ہے کہ ان کا پیغام دے چکی ہوں اور آپ نے حامی بھر لی ہے, اب مجھے جھوٹا ثابت کرنا ہے تو مرضی ہے, بائے. جلدی سے فون بند کر دیا اور سبزی والے کو پیسے دینے لگی. ہاں, جرم وفا دیکھیے کس کس پہ ہے ثابت, وہ سارے خطاکار سردار کھڑے ہیں. شہرین نے دروازہ کھٹکھٹایا, پھر دھکیل دیا. شیرو کاؤچ پہ آڑا ترچا لیٹا تھا, نگاہیں پھیر کر بگڑے تاثرات کے ساتھ اسے دیکھا, جو چوکٹ پہ کھڑی تھی. باپ کٹ سنہرے بال چونچ کی طرح دونوں طرف میں آگے کو آتے, آنکھوں میں ہمدردی تھی. مجھے افسوس ہے جو تمہارے ساتھ ہوا. بہت شکریہ, اس نے تلخی سے کہہ کر چہرہ پھیر لیا, پھر چونک کر واپس دیکھا. بھائی کو تو نہیں پتا؟ میں بالکل بھی ان لوگوں میں سے نہیں ہوں جو کسی کی پشت پہ اس کی شکایت لگاتے ہیں. مسز کاردار نے بتا دیا ہو تو وہ الگ بات ہے, ویسے वो उंगलियां बालों में ऊपर से नीचे लाते हुए सोच कर कहने लगी, उनको एकदम कैसे पता चल गया कि ड्रग्स तुम्हारे कमरे में ही होंगी? लो, मम्मी के लिए चेहरे पढ़ना क्या मुश्किल है। तुम्हारा चेहरा तो आते साथ ही पढ़ चुकी थी कई दफा। मैं तो ये सोचकर हैरान हूँ कि वो ठीक बैठी थी स्टडी में, फिर अचानक जरा बकवा दिया। तुम्हारे दोस्त के जाते ही उनको क्या हो गया? नौशेरवा ने चौंक कर उसे देखा। शादी के जाते ही? हाँ, वही तुम्हारा दोस्त काफी देर बैठा रहा मम्मी के साथ। अच्छी गपशप है उसकी तुम्हारी मम्मी से, वहां भी उसका जिक्र होता रहता है। मम्मी का तो आने का प्रोग्राम भी नहीं था, ये तो हम शाम की चाय पी रहे थे जब मम्मी को कोई मैसेज आया, शायद उसी का था, तो उन्होंने फौरन आने का प्लान बना लिया। शायद कोई जरूरी बात होगी जिससे मम्मी को मतलब करना जरूरी होगा। बहुत समझने वाले अंदाज में सर हिलाती वो वापस पलटी, फिर जरा सी गर्दन मोड़ कर उसे देखा, आंखें सुकेड़ कर काफी हमदर्दी से। शेरू, तुम्हें नहीं लगता कि तुम्हें अपने जैसों से दोस्ती करनी चाहिए? कहां तुम कहां वो, और बाहर चली गई। नौशेरवा उलझा उलझा सा उसे जाते देखता रहा, फिर एकदम उठा। शेरीन ने किचन से झांक कर देखा, वो मम्मी के कमरे की तरफ जा रहा था। वो पुरसकून सा मुस्कुरा दी। शेरू के दोस्त का दाखिला तो इस घर में बंद हुआ के हुआ। नौशेरवा अंदर आया, जवाहरात बाथरूम में थी, मोबाइल बेड साइड पे पड़ा था। उसने एहतियात से बाथरूम के दरवाजे को देखते मोबाइल उठाया और पैगाम खोले। शादी के नाम से इक्का दुक्का पैगाम थे। वो सर चटकता फोन रखने लगा, फिर किसी ख्याल के तहत रुका। बाथरूम का दरवाजा अब भी बंद था। वो फोन हाथ में लिए चमकती स्क्रीन पे चंद बटन और दबाने लगा। जीमेल खोली, जवाहरात की मेल सामने थी। जरा सा सफा ऊपर किया और ये रहा शादी की मेल्स का थ्रेड। ऊपर नीचे तमाम गुफ्तगु गोया मुकालमा था। शेरू क्या कर रहा है आजकल? ड्रग्स तो नहीं ले रहा? किससे दोस्ती है? ड्रग्स तो नहीं ले रहा? पढ़ाई कैसी जा रही है? ड्रग्स तो नहीं ले रहा? जवाहरात के तवील सवाल और शादी के मुख्तसर जवाब, मगर जवाब बहरहाल जवाब होते हैं। जैसे जैसे पुराने पैगाम खुलते गए, उसका सारा खून सिमट कर चेहरे पे आता गया, लब भींच गए। वो तौलिए से बाल थपथपाती बाहर निकली तो ठटक कर रह गई। शेरू का लाल भभूका चेहरा मोबाइल की लाइट में दहक रहा था। वो तौलिया फेंक कर करीब आई, नरमी से उसे पुकारा, क्या देख रहे हो? उसने शोलाबान निगाहें उठाई, स्क्रीन सामने ले रही। जवाहरात ने स्क्रीन को नहीं देखा, वो बेचैनी से उसका चेहरा देख रही थी। वो मेरी जासूसी करता था आपके लिए? शेरू, तुम दोबारा ड्रग्स नहीं लोगे, तुमने मुझसे वादा किया था। उसने शेरू का बाजू थामा। नहीं लूंगा, नहीं लूंगा, कितनी दफा बताऊं, मगर इसे मैं नहीं छोड़ूंगा। मोबाइल बेड पे फेंका और बाजू गुस्से से छुड़ाता बाहर निकल गया। जवाहरात ने फौरन फोन उठाया और शादी का नंबर निकाला, कॉल बटन पे हाथ रखा, फिर रुक गई। वो ड्रग्स नहीं लेगा ये तसल्ली थी तो दोस्तों के आपस के मामले में उसे पढ़ने की क्या जरूरत थी? शाने जरा उचका कर उसने फोन परे डाल दिया। अब ना वो मैं हूं, ना तू है, ना वो माजी है फराज, जैसे वो साए तमन्ना के सराबों में मिले। गर्मा गर्म पकौड़ों की महक सारे में फैली थी। जुमर अपने मखसूस सोफे पे बैठी थी, सैम उसके पैरों के करीब कारपेट पे ब्लॉक चोड़ तोड़ कर रहा था। हनैन काफी पुरजोर सी बर्तन लगा रही थी। जुमर को देखती तो शर्मा कर मुस्कुरा देती, वो भी मुस्कुरा देती। फारिस अभी अभी आया था और सवाए सलाम के कुछ नहीं बोला था। सलाम में भी वक्फा दिया कि जुमर की लोंग देख कर वो जरा सा रुका था, फिर रिमोट उठाकर चैनल बदलने लगा। ऑफिस से आया था, कोई टाई सब हट दिया। ये अच्छी लग रही है। नुदरत किचन से उतर आई तो सोफे से कुछ उठाते हुए जुमर की बदलुई लोंग देखी। हनैन ने जरा बुलंद आवाज में तबसरा करते प्लेटें लगाई। ये फुप्पो को उनकी किसी पुरानी स्टूडेंट ने गिफ्ट की है, साथ में एक नोट भी था, मैंने भी पढ़ा वो नोट। वैसे फुप्पो, आपने उसकी लिखाई नहीं पहचानी, मामू ले ना। साथ ही मामू को प्लेट पकड़ाई। उसने बिना किसी तासुर के संजीदगी से प्लेट लेकर साइड पे रख दी। पकौड़े अभी कढ़ाई में थे। नहीं, इतना पेपर वर्क होता है, पहचानना मुश्किल होता है, जुमर सादगी से नुदरत को कदरे आहिस्ता आवाज में बता रही थी। नुदरत दोबारा किचन में आई तो हनैन साथ चली आई और किचन का लाउंज में खुलता दरवाजा बंद कर दिया। कढ़ाई में पकौड़ा डालती नुदरत ने मुड़कर उसे देखा, दरवाजा क्यों बंद किया? ताकि हीरो हीरोइन से अपने प्रपोजल पे तबादले ख्याल कर ले और आप दरमियान में एंट्री ना दें। धुआं लाउंज में जा रहा था। एग्जॉस्ट चलाकर आस्तीन मोड़ती वो चटनी बनाने खड़ी हो गई। آج تم اس موئے کمپیوٹر اور علیشہ کو چھوڑ کر کچن میں گھسی ہو؟ حیرت ہے۔ امی کی شکایت نظر انداز کر کے وہ سر چکائے مسکراتے ہوئے چٹنی کوٹنے لگی۔ لاؤنج میں ٹی وی کا شور تھا یا سیم کی خود سے کی جانے والی باتیں؟ مجھے آپ سے کچھ بات کرنی تھی فارس، قدرے تذبذب سے اس نے آغاز کیا، ریموٹ رکھ کر رخ اس کی طرف کیا اور سنجیدگی سے اسے دیکھا۔ کس سلسلے میں؟ ایک کیس کے سلسلے میں۔ وہ ذرا چونکا، اس نے سمجھا تھا شاید یہ کوئی اور معاملہ تھا۔ آپ کو تو پتہ ہے بعض دفعہ ایک وکیل استغاثہ میں ہوتا ہے اور جج ایسا فیصلہ سنا دیتا ہے جو دوسرے فریق کے لیے خوشگوار نہیں ہوتا۔ رک رک کر الفاظ ادا کیے، فارس نے سر ہلا کر ساری پارٹی کوٹ کی۔ یعنی آپ کی وجہ سے کسی کو سزا ہو جاتی ہے؟ ہاں، پھر؟ وہ ذرا دیر کو چپ ہوئی۔ میرے ایک کیس کا فیصلہ اسی طرح ہوا تھا، مجرم کا بھائی اس سے خوش نہیں تھا اور وہ اس کا اظہار بھی کر چکا تھا۔ یعنی اس نے آپ کو دھمکیاں وغیرہ دی ہیں؟ ہاں، آگے؟ جی، آپ جانتے ہیں ہمارے خاندان میں، آپ معاملہ گھر تک نہیں لے جانا چاہتی، باہر ہی باہر حل کرنا چاہتی ہیں۔ اس دفعہ فکرہ ہی نہیں پورا ہونے دیا، وہ گہری سانس بھر کر رہ گئی۔ میں چاہتی ہوں کہ یہ معاملہ میں، وہ رک گئی۔ بات لپیٹ کر کرنے کا فائدہ نہیں تھا، وہ شخص اسکول کی ٹیچر نہیں تھا جس سے وہ پورے اعتماد دوست سے پیچھا چھڑا سکتی تھی۔ اگر میں آپ کے ڈپارٹمنٹ میں اس کی شکایت درج کرواؤں تو اس شخص کی ہراسمنٹ روکنے کا طریقہ کار کیا ہوگا؟ کوئی مسئلہ نہیں، وہ پیچھے ہو کر بیٹھا، کان کی لو رگڑتے ہوئے لاپرواہی سے شانے اچکائے۔ میں ڈائریکٹر سے بات کر لوں گا، ہماری وین اسے پک کر لے گی، دو چار ہاتھ لگیں گے تو دماغ درست ہو جائے گا اس کا۔ زمر کی آنکھیں بے یقینی سے پہلی فوراً نفی میں سر ہلایا۔ نہیں پلیز، میں تشدد پہ یقین نہیں رکھتی، یہ مسئلہ بات چیت سے حل ہو سکتا ہے، سب کے اندر اچھائی کا عنصر ہوتا ہے، ہمیں صرف اسے باہر لانے کی ضرورت ہوتی ہے۔ آپ دو گھنٹے کے لیے اسے میرے لڑکوں کے حوالے کر دیں، ساری اندر کی اچھائی باہر آ جائے گی۔ پھر اس کے تاثرات دیکھ کر ٹھہر گیا، اس سے پہلے کہ وہ اسے یہ ذکر ہی بھول جانے کا کہہ دیتی، وہ قدرے نرمی سے بولا، ٹھیک ہے، بات کر لیتے ہیں پھر، میں مل لوں گا اس سے، مرد کا بات کرنا اور ہوتا ہے۔ اوکے، اس نے سر ہلایا، ذرا تسلی ہوئی، وہ آدمی آج کل کورٹ آتا ہے روز اپیل کے چکر میں، اگر آپ صبح آ جائیں تو میں دکھا دوں گی۔ شور، قدرے ٹھہر کر غور سے اس کا چہرہ دیکھا، کوئی اور مسئلہ؟ نہیں، بس یہی تھا، تھینکس۔ وہ ذرا ہلکا سا مسکرائی، فارس نے گھڑی دیکھی اور آواز دی، حنین لا رہی ہو یا میں جاؤں؟ نہیں لا رہی، آپ جائیں، وہ ڈش اٹھا کر آتی ہوئی بڑے موڈ پہ بولی، آج وہ بہت خوش نظر آ رہی تھی۔ خالی ہاتھوں کو کبھی غور سے دیکھا ہے فراز، کس طرح لوگ لکیروں سے نکل جاتے ہیں؟ پکوڑے ختم ہو گئے، زمر چری گئی، امی نماز پڑھنے کمرے میں گئی تو فارس ان کے پاس چلا گیا۔ اب حنین تھی اور آن لائن ہوئی، علیشہ میرا مسئلہ حل ہو گیا، اس نے چہکتے ہوئے اطلاع دی۔ علیشہ آتن ہنسی، ہمت کی یا زیادہ ہمت والا ڈھونڈا؟ زیادہ ہمت والی کو ڈھونڈ کر کچھ ہمت کر لی۔ پھر خیال آنے پہ سیل فون اٹھا کر دکھایا، یہ دیکھو مجھے گفٹ ملا، واو برینڈ نیو۔ وہ بھی پرجوش سی آگے ہو کر دیکھنے لگی، ہاں اور بھی بہت کچھ ہے، ایک امیر سے انکل ہے ہمارے باپ میں، وہ کالر چاڑ کر بولی، واقعی؟ اور وہ کون ہے؟ میرے انکل کے انکل، یہ پیچیدہ رشتے داریاں تم نہیں سمجھو گی۔ اچھا مجھے ایک بات بتاؤ، تم نے اس جیولز والی گیم میں؟ لینڈ لائن فون کی گھنٹی پہ وہ بدمزہ ہوئی، آگے بڑھ کر نمبر دیکھا، بڑے ابا کے گھر سے تھا، دوسری گھنٹی پہ فون خاموش ہو گیا، امی نے اندر سے اٹھا لیا ہوگا۔ وہ مطمئن سی ہو کر بات کرنے لگی، پھر ایک دم رکی، جلدی سے علیشہ کو بائے کہا اور آہستہ سے ریسیور اٹھا کر کان سے لگایا۔ حسب توقع بڑی امی ہی تھی، وہ چمکتی ہوئی آنکھوں کے ساتھ سننے لگی، میں نے تو پہلے ہی بتا دیا تھا زمر نہیں مانے گی، اس نے تو صاف انکار کر دیا ہے، مگر میں خود بات کر کے دیکھوں، شاید۔ ندرت کو اب بھی آس تھی، بھئی جب اس نے انکار کر دیا تو کیا گنجائش رہے گی، دیکھو برا نہ ماننا مگر وہ اسے جانتی ہے، اس کا کہنا ہے کہ وہ مزاج کا بہت سخت اور غصے والا ہے، وائلڈ سا، اس کے ساتھ کیسے گزارا کرے گی وہ؟ حنین نے ریسیور رکھ دیا، اس کا چہرہ بالکل زرد پڑ گیا تھا، 12 بج گئے تھے اور سنڈریلا کی سواری جس پہ وہ اڑتی جا رہی تھی بدصورت قدم میں بدل کر زمین بوس ہوئی تھی، وہ بے دم سی ہو کر وہیں بیٹھی رہی۔ ندرت کو امیمن ایکسٹینشن سے دوسرا فون اٹھائے جانے کا پتہ چل جاتا تھا کہ آواز ہلکی ہو جاتی، مگر آج نہیں چل سکا۔ انہوں نے بے بسی سے سامنے بیٹھے فارس کو دیکھا جو بغور ان کے تاثرات پڑ رہا تھا اور ریسیور کریڈل پہ ڈال دیا۔ انکار کر دیا؟ میں زمر سے خود بات کروں گی، وہ اس طرح کی بات نہیں کہہ سکتی۔ وہ کس طرح کی بات؟ کہہ دے، میں برا نہیں مانوں گا، یہی غصہ اور مزاج کی سختی۔ مگر تم اس بات کو انا کا مسئلہ نہ بنانا مجھے ایک دفعہ مزید۔ نہیں، کوئی ضرورت نہیں، انکار ہو گیا، بات ختم۔ فارس، صرف ایک دفعہ مجھے۔ وہ نفی میں سر ہلاتا اٹھ کھڑا ہوا۔ آپا، بندہ عزت سے رشتہ مانگتا ہے اور عزت سے نہ ملے تو قصہ تمام۔ میں 10 سال کا تھا جب میرا باپ فوت ہوا تھا، عمر گزر چکی ہے رشتہ داروں کی سیاستیں دیکھتے دیکھتے۔ یہ ستیلے کا لفظ تب آ کر ختم ہوا جب ہم نے ایک دوسرے کو سمجھنا شروع کیا، شاید 10-12 سال پہلے، ورنہ اس سے قبل وارث ہو، آپ ہو یا آپ لوگوں کے رشتہ دار، میں سب کے لیے دوسری بیوی سے ہونے والا ستیلا بیٹا ہی تھا، اور آپ میں سے کوئی مجھے پسند نہیں کرتا تھا۔ میں یہ سب آپ کا دل دکھانے کے لیے نہیں کہہ رہا، ان باتوں کی اب کوئی اہمیت نہیں، بس اتنا بتانا ہے کہ میں آپ کے رشتہ داروں میں اگر شادی کرتا تو عزت سے کرتا، ورنہ نہیں۔ اس لیے اب دوبارہ ان سے بات مت کیجیے گا۔ ندرت نے آہستہ سے سر اسباب میں ہلایا، وہ اس کو سمجھ سکتی تھی۔ ستمگر، تم سے امید کرم ہوگی جنہیں ہوگی، ہمیں تو دیکھنا یہ ہے کہ تو ظالم کہاں تک ہے۔ اے سی کی ہوا نے آفس میں خنک سا ماحول پیدا کر دیا تھا۔ زمر نے بات کا آغاز کرنے سے پہلے تمام فائلز اوپر تلے کر کے ایک طرف رکھی، پھر کرسی پہ پیچھے ہو کر بیٹھی اور گہری سانس لے کر میز کی دوسری جانب موجود اس ہینڈسم آدمی کو دیکھا جو ٹانگ پہ ٹانگ رکھ کر بیٹھا تھا، گردن ذرا جھکائے، ہاتھ میں پکڑے موبائل پہ کچھ ٹائپ کرتا، جیل لگے بال پیچھے کو سیٹ کیے تنے ابرو۔ سادی نے جو اس کا ذکر کر کے تاثر دیا تھا، وہ کسی بہت خوش اخلاق اور عاجز آدمی کا تھا۔ یہ آدمی اس سے مختلف لگا تھا زمر کو۔ تو آپ سادی کی بھپو ہیں؟ بنا جذبات سرد سپاٹ سا پوچھا۔ ابھی تک ٹائپ کر رہا تھا۔ جی کاردار صاحب، اس نے سر کو ہلکا سا خم دیا۔ اس لحاظ سے میں یہ سمجھتی ہوں کہ آپ کچھ پروفیشنل کرٹسی کا مظاہرہ کریں گے۔ آپ کے کلائنٹ نے میرے ڈرائیور کو لوٹنے کی کوشش کی، پھر اسے گولی مار دی۔ گولی چل گئی، اس نے سب سے تصدیق کی، اور پھر اس نے پولیس کے سامنے اعتراف بھی کر لیا۔ جی، جب اس نے خود پولیس کو بلایا تاکہ وہ زخمی ڈرائیور کو اسپتال لے جا سکے، تب اس نے اعتراف کر لیا۔ آپ ایک چور اور قاتل کی حمایت کر رہی ہیں؟ ہنوز گردن جھکائے تیز تیز ٹائپ کر رہا تھا۔ میں اپنے کلائنٹ کی حمایت کر رہی ہوں۔ ذرا اوپر کو روکی۔ کیا ہم اس معاملے کو سیٹل کر سکتے ہیں؟ ایک دفعہ غور سے مجھے دیکھیں اور بتائیں، کیا مجھے آپ کی دید چاہیے ہوگی؟ زمر نے سر سے پاؤں تک اس کو دیکھا۔ ہزاروں روپے کا ہیئر کٹ، 2.5-3 لاکھ کا سوٹ، اتنی ہی مالیت کے جوتے، اور یہ گھڑی۔ پروفیشنل کرسٹی کاردار صاحب، اس نے یاد دلایا۔ ہاشم نے موبائل رکھا اور نظر اٹھا کر بے تاثر آنکھوں سے اسے دیکھا۔ بی بی، میں آپ کو ایک فیور دوں گا، آپ اپنے کلائنٹ کو کٹہرے میں لے آئیں۔ کبھی بھی نہیں۔ آپ اس کو کٹہرے میں لا کر جج کے سامنے ٹیسٹیفائی کرنے دیں۔ مجھے اس کی دید نہیں چاہیے، مجھے اس کی شرمندگی چاہیے۔ آپ ایسا کر دیں، میں کم سے کم سزا کا مطالبہ کروں گا۔ وہ چند لمحے پرسوچ نظروں سے اسے دیکھتی رہی، وہ سنجیدہ تھا۔ کتنے سال؟ ہاشم کے سنائے گئے سال اسے قبول تھے۔ اوکے، اس نے حامی بھر لی۔ وہ اٹھا، کوٹ کا بٹن بند کیا، ہلکا سا مسکرایا، سر کو خم دیا اور باہر نکل گیا۔ اس نے موبائل چیک کیا، فارس کی کوئی کال کوئی پیغام نہیں تھا۔ وہ قدرے متذبذب سی بیٹھی رہی، پھر اسے فون کیا۔ آپ نے کہا تھا کہ آپ صبح آئیں گے، میں انتظار کر رہی تھی۔ وہ ایک لمحے کو بالکل خاموش ہو گیا۔ میں آ رہا تھا، زمر کو تسلی ہوئی۔ اس آدمی کو بھی آدھا گھنٹہ پہلے اس نے کوریڈور کے دوسرے سرے پہ واقع ایڈوکیٹ مشہور کے چیمبرز میں گم ہوتے دیکھا تھا۔ روز ہی وہ آتا، ہر دفعہ اسے گزرتے گزرتے کوئی سخت بات کہہ جانا، کوئی معنی خیز اشارہ۔ اف، وہ تنگ آ گئی تھی۔ باہر جانے کے لیے دروازہ کھولا تو اسی وقت فارس نے اسے کھولنے کو ہاتھ بڑھایا تھا۔ اس کا ہاتھ ہوا میں رہ گیا، پھر اس نے پیچھے رہ لیا، ایک پرسوچ نظر زمر پہ ڈالی۔ اس کے چہرے پہ اسے آتے دیکھ کر اطمینان آیا تھا۔ لونگ مزید دمکنے لگی۔ رانا صاحب میرا انتظار کر رہے ہوں گے، مجھے دیر ہو جائے گی، آپ خود اس سے بات کر لیں گے نا؟ وہ تسلی کرنا چاہ رہی تھی۔ وکلا کے چیمبرز کے آگے یہ راہداری تھی، بالکنی نما جس کے دوسری طرف سے نیچے موجود مارکیٹ، گاڑیوں کا شور، تان بائی کا ٹھیلا، सब नजर आता था वो दोनों वहीं खड़े थे। हाँ, किधर है वो? जेबों में हाथ डाले खड़े फारिस ने इधर उधर गर्दन घुमाई। आज वो जीन्स पे राउंड नेक वाली शर्ट में मलबूस था, जिसकी आस्तीन कलाई से बुलशत भर पीछे तक आती। वो अपने कजन से बहुत मुख्तलिफ था। ये अरशद प्यास मूछों वाला, सुमन ने अबरू से इशारा किया। वो शख्स अब चैम्बर से निकल रहा था। फारिस ने चंद लम्हे गौर से उसे देखा, फिर बहुत सुकून से जुमर की तरफ घूमा। आप जाए, मैं नरमी से समझा दूंगा, वो सुबह आकर आपसे माफी मांगेगा। उसकी आंखों में हैरत उभरी, फिर फिक्रमंदी। मगर फारिस, आप इसे डोंट परी, मैं उसको हाथ भी नहीं लगाऊंगा। हाथ जेबों से निकाल कर उठा दिए। वो जरा मुस्कुरा कर सर हिलाती आगे बढ़ गई। फारिस वहीं खड़ा रहा जब तक कि वो चली नहीं गई। फिर वो अरशद नामी उस शख्स के पीछे चलने लगा। वो दो प्लाजों के दरमियान रश से भरी जगह में आगे बढ़ता जा रहा था। फारिस फासला रखकर उसके अकब में था। जब सड़क करीब आने लगी तो वो उसी तरह जेबों में हाथ डाले मुंह में कुछ चुबाता तेज चलने लगा, यहाँ तक कि उसके सर पे पहुंच गया। क्या हाल है अरशद साहब, घर में सब ठीक है? अरशद ने चौंक कर गर्दन मोड़ी, वो उसके साथ चल रहा था। कौन? मुझे पहचान जाओगे इतनी जल्दी क्या है, आओ उस तरफ। सड़क किनारे खड़ी वैन की तरफ इशारा किया। अरशद ने बिगड़े तेवर से उसे देखा। ओ, कौन हो तुम? आराम से भाई साहब, इस तरफ आइए, आपसे कुछ हिसाब किताब करना है। वो वैन के करीब थे। अरशद ने वहीं से गुजर कर आगे जाना था और वो अभी कुछ सख्त कहने को मुंह खोल ही रहा था कि वैन का दरवाजा स्लाइड होकर खुला। दो नौजवान बाहर निकले। एक ने करीब आकर उसके कंधे पर बड़े जोश से अस्सलामु अलैकुम कहते हाथ रखा। सुरंज हाथ में ही थी, सुई अंदर गई। अरशद, जो इस अफ्ताद पे गुस्से में अगले को हटाने लगा था, बिल्कुल साकित होता गया। दोनों ने बाजुओं से पकड़कर उस पे जान होते वजूद को वैन में डाला, दरवाजा बंद किया। सब कुछ इतनी फुर्ती से हुआ कि आसपास किसी ने नोटिस ही नहीं लिया। फारिस घूमकर फ्रंट सीट पे आ बैठा और झुक कर एक खाना खोला। गाजी चले? ड्राइवर नौजवान ने पूछा। हाँ, उसने अस्पात में गर्दन हिलाई। ड्राइवर ने गाड़ी स्टार्ट की, फिर उसे देखा, वो उस खाने से दस्ताने निकाल रहा था। ये क्यों? फारिस ने चिंगम चबाते पतला सा वो दस्ताना हाथ पे चढ़ाया और पीछे को खींचा। सुबान का पक्का हूँ, वादा किया था इसको हाथ नहीं लगाऊंगा। अब वो दूसरा दस्ताना पहन रहा था। ड्राइवर नौजवान ने हंसकर सर झटका और स्टीयरिंग घुमाने लगा। करीबन चार घंटे बाद एक निस्बतन सुनसान सड़क पे वो ही वैन रुकी। दरवाजा स्लाइड होकर खुला, अरशद को नीचे उतारा गया। उसके चेहरे पे किसी चोट का निशान नहीं था, अलबत्ता वो सफेद नकाहत ज़दा सा था। फारिस ने उतरे बगैर जरा झोंक कर उसका कॉलर पकड़ा और उसकी आंखों में देखते हुए चुबा चुबा कर बोला, तुम्हारा चेहरा इसलिए छोड़ा है ताकि जिसको तुम अजियत दे रहे हो उसे इल्म ना हो सके। सुबह जाकर तुम उससे माफी मांगोगे और दोबारा उसको शक्ल मत दिखाना अपनी। और हाँ, अगर हमारे ड्राइंग रूम की सैर का सफरनामा उसे बताया या दोबारा उसको हरास करने की कोशिश की तो तालिबान का ठप्पा लगा दूंगा तुम्हारे ऊपर। अमरीकी अगली फ्लाइट से ले जाएंगे और सारी उम्र तुम्हारा खानदान तुम्हारी शक्ल को तरसेगा। बात आई है खोपड़ी में या नहीं? कॉलर को झटके से छोड़ा। अरशद ने दोनों हाथ उठाकर गहरे सांस लिए, सर बार बार अस्पात में हिलाया। अभी वो कुछ कहने की पोजीशन में नहीं था। फारिस ने एक उचड़ती नजर उस पे डाली, पीछे हुआ, दरवाजा जोर से बंद किया और वैन जन से आगे बढ़ गई। कोई आज तक समझ नहीं सका ये असूल गुलशन-ए-ज़िज़्ज़त का, वही फूल नजर खिजा हुआ जिसे एतबार बहार था। आज भी दरवाजा मैरी ने खोला, वो मुस्कुराई भी, मगर फिर भी नौशीरवा के घर में अजीब फिजा छाई थी, या शायद शादी को ऐसे महसूस हो रहा था। बहरहाल उसने तमाम सोचों को जेन से झटका और अंदर आया। मिसेस कारदार का पूछा, वो घर पे नहीं थी। चलो अच्छा है, उसका कल एग्जाम था। शेरू ने जिस भी काम के लिए बुलाया है वो निपटा कर वो जल्दी से वापस पहुंचने की करेगा। शेरू के कमरे का दरवाजा खोलने से कबल उसने गर्दन मोड़ कर देखा। शेरीन शाहाना अंदाज में लॉन्ग रूम में सोफे पे आतिशदान के करीब बैठी थी। सुनहरी लट उंगली पे लपेटती वो मुस्कुरा कर उसे ही देख रही थी। फिजा में खात लगाए जाने का एहसास पड़ गया। सादी ने दरवाजा खोला। नौशीरवा कुर्सी पे बैठा था, सर उठा कर देखा। आंखें गुलाबी थी, ड्रग्स से नहीं, गुस्से से। खैरियत, तुमने इतनी जल्दी में बुलाया? सादी ने सरसरी सा पूछा। वो खड़ा हुआ, कड़े तेवरों से उससे घूरता सामने आया। कब से जासूसी कर रहे हो मेरी? सादी ने गहरी सांस बाहर को खारिज की। अगर तुम्हारा इशारा मेरे, बकवास मत करो, मैंने तुम्हें इसलिए नहीं बुलाया कि तुम्हारी सुनूं। हाँ, तुमने मुझे इसलिए बुलाया ताकि मुझे बेइज्जत करके घर से निकाल सको। तुम होते कौन हो मेरी माँ के लिए मेरी जासूसी करने वाले? तुम हो कौन जो उनको मेरे ड्रग्स लेने के बारे में बताते हो? गुस्से से उसके चेहरे के नक्श बिगड़ गए। मैं तुम्हारा दोस्त होता हूँ, तुमने मुझे मेरी माँ की नज़रों से गिराना चाहा, तुमने? अगर गिराना होता तो मैं उनको तुम्हारे चालान के बारे में भी बताता, जो गाड़ी गलत ड्राइव करने पे हुआ था। मैं उनको तुम्हारे उस लड़की के मंगेतर से मार खाने का भी बताता, जिसको तुम मुसलसल कॉल्स कर रहे थे। और भी बहुत कुछ बता सकता था, मगर मैंने तुम्हारा भला चाहा। ओ शट अप, वो गुस्से से चिल्लाया। तुम मत चाहो मेरा भला, जो तुम्हारा एहसान था मेरे ऊपर आज वो भी खत्म हुआ। आइंदा मैं तुम्हारी शक्ल भी देखना गवारा नहीं करूंगा। मैं जा रहा हूँ नौशेरवा, क्योंकि मैं नहीं चाहता कि हम एक दूसरे को ऐसी बातें कह दें जिन पे हमें पछताना पड़े। वो मजीद बेइज्जत नहीं हो सकता था। शेरू का चीखता चिल्लाता छोड़कर दरवाजा बंद करता बाहर निकला, फिर ठटक कर रुका। शेरिन उसी तमकनत से बैठी उसे देख रही थी। तुम उस दिन मेरे ब्रदर इन ला से पूछ रहे थे कि मैं कैसी औरत हूँ, अब पता चल गया मैं कैसी औरत हूँ? हाथ बालों में ऊपर से नीचे ले जाते मासूमियत से पूछा। सादी तलखी से मुस्कुराया, नफी में गर्दन हिलाई, सामने आया और उसके मुकाबले पड़ी कुर्सी के पुष्ट पे हाथ रखे रुका। मैंने ये सवाल इसलिए नहीं पूछा था कि मैंने आपको पोच में ऐसी बातें करते सुना था जिनके खुलने का आपको डर था। मैंने ये सवाल इसलिए पूछा था क्योंकि मैंने आपको स्टडी की खिड़की के बाहर खड़े होकर अपनी और मिसिस कारदार की वो बातें सुनते देखा था जिनके खुलने का मुझे कोई डर नहीं था। चुबा चुबा कर एक एक लफ्ज अदा किया। शेरीन की मुस्कुराहट गायब हुई, गर्दन में उभर कर मादूम होती गिल्टी दिखाई दी। दोस्ती मेरे नज़दीक एक ही चीज़ है, वफादारी, और सिर्फ गैर मशरूत वफादारी। मिसेज हाशिम कारदार, वो दोबारा ड्रग्स देगा, मैं दोबारा उसकी माँ को बताऊँगा, क्योंकि मेरी आपके ख़ानदान में आमदोरफ्त की वजह सिर्फ शेरू से दोस्ती नहीं है। यकीनन अब आपको मालूम हो गया होगा कि मैं कहता दोस्त हूँ। वो कहकर मुड़ गया। शेरिन तिल मिलाकर उसे जाते ही देखती रही। इडियट। हाशिम एक हाथ में ब्रीफ केस थामे दूसरे में मोबाइल पे कुछ टाइप करता राहदारी में चलता जा रहा था। वो सुर्ख चेहरे के साथ बपरी हुई सी तेज तेज पीछे आई, दाएं तरफ से निकलकर घूमकर सामने आ खड़ी हुई। वो रुका, नजर उठाकर उसे देखा। ये क्या किया आपने? सुमर दबा दबा सा गराई थी, उसको अभी तक यकीन नहीं आ रहा था। क्या किया मैंने? उसने जरा से शाने उचकाए। आपने मुझसे वादा किया था कि आप कम से कम सजा का मुतालबा करेंगे, और अभी आपने सजाए मौत का मुतालबा कर दिया। मैंने वादा किया था? क्या सबूत है आपके पास? कोई कागज, कोई दस्तखत? जुमर के अंदर जवाहर भाटा पकने लगा। पर मुश्किल जब्त करके नफरत से उसे देखा। आपने मुझे जुबान दी थी। नहीं, मैंने आपको सबक दिया था कि कभी इस तगासा के साथ बगैर तहरीरी कागज के डील नहीं किया करते। वो पुरसकून था, दोबारा से फोन पे टाइप करने लगा। मैं आपके कहने पे मैं उसको कटहरे में ले आई, और आपने क्या किया मेरे साथ? आपको अंदाजा है ये केस राणा साहब के लिए कितना अहम था? उनकी रेपुटेशन का सवाल था, और शायद आपकी मुलाजमत का भी। इस बेवकूफ़ी के बाद आप यकीनन उनके चैम्बर में दोबारा दाखिल होने की हिम्मत नहीं करेंगी। अगर जॉब रिकमेंडेशन का खत चाहिए हो तो मैं लिखने को तैयार हूँ, वो महसूस हुआ था। जुमर ने कीना तोस नज़रों से उसे देखा। मैं समझी थी आप शादी के रिश्तेदार हैं, तो मैं जब सुबह 7 बजे घर से निकलता हूँ तो सारी रिश्तेदारियाँ पीछे छोड़कर आता हूँ। बिजनेस इज बिजनेस। उसका फोन बजने लगा। वो कान से लगाता हेलो कहता आगे बढ़ गया। सुमर वहीं खड़ी रह गई। हाशिम ने दूर जाते हुए फोन कान से हटाकर मुड़कर उसे देखा और जरा बुलंद आवाज दी। अगली दफा मेरे साथ डील करते वक्त अपना दिमाग हाजिर रखिएगा। और पलट गया। वो बेबसी भरे गुस्से में खोलती मुखालिफ सिंह में आगे बढ़ गई। वो किसी के सामने नहीं रोया करती थी सवाए शादी के। अलबत्त उस वक्त दिल कर रहा था कि भरी कचहरी में जमीन पे बैठकर रोना शुरू कर दे। फारिस उधर आया तो वो बाहर सीढ़ियों पे बैठी थी। बज़ाहिर लगता वो किसी की मुंतजिर है, मगर उसका चेहरा जर्द यासीन भरा सा था। वो आखिरी सीढ़ी के सामने खड़ा गर्दन तिरछी करके उसे देखने लगा। मैं गुजर रहा था तो आप ठीक है? जुमर ने निगाहें उठाई, फिर धूप के बाहिस पलके सुकेड़ कर उसे देखा। हल्का सा अस्पात में सर हिलाया। आसपास अभी भी खासा रश था। क्या वो सुबह आया था? जरा एहतियात से पूछा। वो फीका सा मुस्कुरा दी। जी, आपने उसे कैसे समझाया? वो बहुत धीमा हो गया था। माफी भी मांगी और ये भी कहा कि वापस दुबई जा रहा है, दोबारा हरासा नहीं करेगा। वो अभी तक اس کایا پلٹ پہ حیران تھی۔ اور بھی کچھ کہا؟ وہ غور سے اس کے تاثرات دیکھ رہا تھا۔ نہیں، اس نے نفی میں سر ہلایا۔ اس سب کا شکریہ فارس، پھیکی مسکراہٹ بالکل غائب ہو گئی، بجا بجا سا چہرہ جھک گیا۔ کوئی اور مسئلہ ہے؟ میری جاب چلی گئی، چھوڑنی تو ویسے بھی تھی کہ اور اپلائی کر رکھا تھا، مگر اس طرح چھوڑنے کا نہیں سوچا تھا۔ نہ اس نے ہاشم کا ذکر کیا نہ فارس نے وجہ پوچھی، دونوں کو یہی مناسب لگا۔ کیا آپ کی امی آپ سے میرا ذکر کیا تھا پچھلے ہفتے؟ ذرا ٹھہر کر بولا زمر نے چونک کر اسے دیکھا، پھر نہ سمجھی سے نفی میں گردن ہلائی۔ نہیں، کیوں؟ اور فارس بس اسے دیکھ کر رہ گیا، پھر ہلکا سا نفی میں سر ہلایا۔ یوں ہی آپ کے ابو سے ملنا تھا، تو میرا خیال ہے وہ مجھے پسند نہیں کرتی۔ خیر جانے دے، اپنا خیال رکھیے گا۔ فارس نے اس بات کو جانے دیا اور زمر نے اسے، وہ مڑ گیا، جیبوں میں ہاتھ ڈالے سر چکائے دور ہوتا گیا۔ وہ نیچے سر چکائے خالی خالی نظروں سے اپنے ہاتھوں کو دیکھتی رہی۔ ایک نگاہ برفیلی، ایک بول پتھر سا، آدمی نہیں مرتا صرف خون بہنے سے۔ کھانے کی میز پہ روٹی کا ڈبا، ڈونگے، سلاد سب حسب معمول سجا تھا۔ وہ لقمہ توڑتے ہوئے کہہ رہی تھی، میں یقین نہیں کر سکتی ابا کے ساتھی جس آدمی کی اتنی تعریفیں کرتا تھا وہ اتنی چھوٹی حرکت کر سکتا ہے۔ لقمہ چبا کر گلاس لبوں سے لگایا، پھر باری باری دونوں کو دیکھا۔ میں نے سادی کو بھی فون کر کے کہہ دیا، دوبارہ اپنے ہاشم بھائی کا ذکر بھی مت کرنا میرے سامنے۔ اس نے کیا کہا کیسے؟ بڑے ابا سنجیدگی سے پوچھ رہے تھے۔ وہ تو خود حیران تھا، مگر اسے لگا کہ یہ کوئی غلط فہمی ہے۔ میں نے بھی زیادہ اصرار نہیں کیا، اس کا دل کیوں خراب کروں اپنے ہاشم بھائی کے لیے۔ فرحانہ نے گہری سانس لے کر سلاد کی پلیٹ اٹھائی۔ فارس کا کزن جو ہوا؟ بڑے ابا نے ایک ملامتی نظر ان پہ ڈالی اور ایسے ہی دوسری نظر زمر پہ، اور سر چٹک کر کھانے لگے۔ زمر نوالا سالن میں ڈبو رہی تھی، نفی میں سر ہلانے لگی۔ نہیں امی، فارس تو بہت اچھا ہے، بہت ڈیسنٹ اور میٹر، ہمیشہ ٹو دی پوائنٹ بات کرے گا، کبھی آپ کو نقصان پہنچانے والی حرکت نہیں کرے گا۔ بڑے ابا کا نوالہ حلق میں اٹک گیا، چونک کر زمر کو دیکھا، پھر فرحانہ کو۔ ان کی رنگت ذرا پھیکی پڑی، فوراً ڈبا کھول کر روٹیاں گننے لگی۔ یہ پوری ہو جائے گی یا مزید بنا دوں؟ یو نو واٹ ابا، زمر کا ہاشم پہ غصہ کم ہو چکا تھا اور اسے فارس اور اس کا فرق واضح نظر آ رہا تھا۔ صرف اس لیے کہ میں فارس کی ٹیچر رہی ہوں، اس نے پچھلے ایک ڈیڑھ ہفتے میں مجھے دو تین فیورز اکٹھے دیے اور ایک دفعہ بھی نہیں بتایا۔ یہ سادی لوگ اکثر کہتے ہیں ہمارے ماموں بہت غصے والے ہیں، مگر میرا خیال ہے وہ بہت سوبر ہے۔ اور ہاشم، اف، جھرجھری لے کر سر جھٹکتے اس نے اگلا نوالہ توڑا۔ بڑے ابا کا کھانا حرام ہو چکا تھا، وہ نیپکن سے ہاتھ رگڑ کر صاف کرنے لگے۔ زمر نے کھانا ختم کیا اور پلیٹیں اکٹھی کر کے کچن میں لے گئی تو فرحانہ بھی ساتھ ہی آ گئی۔ اس نے فریج کھولا تو مٹھائی کا ٹوکرا اندر رکھا تھا۔ یہ کہاں سے آیا امی؟ اس نے ہاتھ بڑھا کر گلاب جامن اٹھایا اور منہ سے توڑا۔ حماد کے گھر سے وہ لوگ آ جائے تھے، ہم نے ان کو ہاں کر دیا، بتایا تھا نا۔ وہ سالن ڈبوں میں ڈالتی فریج میں رکھ رہی تھی۔ ہاں اچھی ہے، گلاب جامن اندر تک کھل گئی۔ وہ ہاتھ منہ دھو کر ذرا سی مسکراہٹ کے ساتھ اپنے کمرے کی طرف چلی گئی۔ فرحانہ باقی برتن اٹھانے واپس آئی تو بڑے ابا ہنوس سربراہی کرسی پہ بیٹھے تھے۔ نظر اٹھا کر دیکھا، افسوس، ملامت، وہ بہت ہرٹ ہوئے تھے۔ آپ نے زمر سے نہیں پوچھا تھا؟ وہ آہستہ سے بولے۔ پوچھ بھی لیتی اور وہ مان بھی جاتی، تب بھی میں ندرت کے بھائی کو اپنی بیٹی کا رشتہ نہیں دیتی یوسف صاحب، کبھی بھی نہیں۔ ندرت یہ چاہتی ہے کہ میں چھپ کر رہوں، تو ایسا نہیں ہوگا، تیز لہجے میں کہتی، برتن اٹھا کر پٹکنے لگی۔ آپ نے زمر سے نہیں پوچھا تھا؟ وہ کرسی دھکیل کر اٹھ کھڑے ہوئے۔ فرحانہ نے فکر مندی سے انہیں جاتے دیکھا۔ وہ زمر کی طرف نہیں گئے تھے، اپنے کمرے میں گئے تھے۔ ان کو یک گونا اطمینان ہوا۔ شکریہ، معاملہ ختم ہوا، جیسے بھی صحیح۔ رو پڑا ہوں تو کوئی بات ہی ایسی ہوگی، میں کہ واقف تھا تیرے ہجر کے آداب سے بھی۔ وارث نے لاؤنج میں قدم رکھا، دوپہر کا اندھیرا چھایا تھا، پنکھا بند، صفے پہ اکڑوں بیٹھی ہنین جو ناراضی سے خلا میں گھور رہی تھی اس نے ادھر ادھر دیکھا۔ گرمی میں کیوں بیٹھی ہو؟ احتیاط سے پکارنا قریب کیا، گردن ٹیڑھی کر کے اس کے تاثرات دیکھے اس نے خفکی سے آنکھیں اٹھائی۔ بجلی نہیں ہے، ایک سے دو جاتی ہے، پھر شام کو چار سے پانچ جائے گی۔ وارث ہنس پڑا۔ پاکستان کا کوئی دماغ ایسا نہیں ہے جس میں بجلی کی آمد و رفت کا حساب نہ ہو۔ ہنین نے ہنسی، اسی طرح سامنے دیکھتی رہی۔ وہ مقابل صوفے پہ بیٹھا اور سنجیدگی سے اسے دیکھا۔ کیا ہوا ہے؟ ابھی پھپھو آئی تھی، ٹیلر سے امی کچھ کپڑے پک کیے تھے، وہی دینے، میں نے بھی آج ان کو کوئی موڈ نہیں دیا، سوچتی تو ہوں گی کہ یہ ناراض ہے۔ ان کی مسکراہٹ بھی سمٹ گئی، شاید حیران تھی، واٹ ایور۔ اور وہ حیران نہیں تھی، بس ذرا پھیکی پڑ گئی تھی۔ آج بھول کر جانے والی چابیاں ہنین اٹھا تو لائی، مسکرائی بھی، مگر وہ پچھلے دنوں کی بے تکلفی والا شگاف پھر سے بھر چکا تھا، فاصلہ پھر سے آ گیا تھا۔ اور تم نے یہ کیوں کیا؟ آپ کو نہیں معلوم انہوں نے مامو کے رشتے سے انکار کر دیا؟ تو ہنین نے تعجب سے اسے دیکھا، آپ کو افسوس نہیں ہوا؟ میرے افسوس سے کیا ہوتا ہے، یہ ہر انسان کا حق ہے، انہوں نے کچھ سوچ کر فیصلہ کیا ہوگا۔ آپ جو بھی کہیں، میں ان سے بالکل بالکل بھی اب محبت نہیں کرتی، نہ کبھی کروں گی۔ وہ بے بسی بھرے تیش سے وارث کو دیکھ کر بولی۔ وہ لبوں پہ مٹھی رکھے خاموشی سے سنتا گیا۔ مجھے ابو سے بھی محبت نہیں ہے، وہ ہمیں اس وقت چھوڑ کر چلے گئے جب ہمیں ان کی ضرورت تھی، ان کو چاہیے تھا وہ سڑک پہ احتیاط سے چلے، ان کو ہمارا سوچنا چاہیے تھا۔ وہ سر جھکا کر کہہ رہی تھی اور اس کی آواز میں نمی تھی۔ میں پھپھو کو جب بھی دیکھتی تھی، مجھے ان میں ابو نظر آتے تھے۔ مجھے لگتا تھا ہم کبھی دوست نہیں بن سکتے، میں اور پھپھو کبھی بھی نہیں، اگر ہم قریب آئے تو وہ مجھ سے چھین جائیں گی۔ مگر پچھلے کچھ دنوں میں مجھے لگنے لگا ایسا نہیں ہوگا، پھر ایسا ہی ہو گیا۔ اب میرا کوئی بھی فرینڈ نہیں ہے، میں دوبارہ کبھی ان کے پاس کوئی بھی مسئلہ لے کر نہیں جاؤں گی۔ سر چکائے، اس کے آنسو ٹپ ٹپ گرے تھے۔ فارس کے رشتے کو انکار کرنے کا یہ مطلب نہیں ہے کہ وہ تم سے کم محبت کرنے لگی ہے۔ آپ جو بھی کہیں، ہم کبھی دوست نہیں بن سکتے۔ اچھا، کہیں باہر چل کر کچھ کھاتے ہیں؟ وہ چابی اٹھاتا اٹھ کھڑا ہوا۔ مجھے نہیں کھانا کچھ، غصے سے سر جھٹکا، ہنوز ناراض تھی شاید ساری دنیا سے۔ چلو خیر، میں تو چاہ رہا تھا اس بولان ریسٹورینٹ میں جا کر مٹن کڑاہی بنواتے ہیں۔ ہنین نے جھٹکے سے گیلا چہرہ اٹھایا، ساتھ میں تندور والی روٹی، سلاد، مگر خیر چھوڑو، تم نے تو کچھ نہیں کھانا۔ مٹن کڑھائی کچھ میں نہیں آتی؟ اچھا، جلدی جلدی چہرہ رگڑتی وہ پیروں میں چپل گھسیٹتی اٹھ کر اندر بھاگی، ساتھ ہی آوازیں بھی دے رہی تھی، امی امی، مامو کہہ رہے ہیں ہم کھانے پہ باہر۔ وہ مسکرا کر کار سٹارٹ کرنے باہر نکل گیا۔ یہ سانپو کی بستی ہے، ذرا دیکھ کر چل بسی، یہاں کا ہر شخص بڑے پیار سے ڈستا ہے۔ ایئرپورٹ سے گھر تک کا سارا راستہ دونوں خاموش رہی تھی۔ جب کاردار قصر کے سامنے رکی تو جواہرات نے ڈرائیور کو مخاطب کیا، تم باہر جاؤ۔ شہرین نے جو اترنے کی تیاری میں تھی چونک کر اسے دیکھا، سن گلاسز اوپر کر کے بالوں پہ ٹکائے۔ ڈرائیور اتر گیا تو جواہرات نے مسکرا کر گردن اس کی طرف موڑی۔ اگلی دفعہ نوشیروا کو مجھ پہ شک کروانے یا میرے کانٹیکٹس کے خلاف بھرنے سے پہلے 101 دفعہ سوچنا، کیونکہ یہ آخری موقع ہے جب میں نے نظر انداز کیا ہے، وہ بھی صرف اس لیے کہ تم دو ایک سال سے زیادہ اس گھر میں ٹکتی مجھے نظر نہیں آ رہی۔ سو یہ مختصر وقت میں تمہارے لیے ناخوشگوار نہیں بناؤں گی، نہ تم میرے لیے بنانا۔ میں چاہتی تو ہاشم کو بتا دیتی کہ تم اپنی خالہ کے گھر اتنا کیوں جاتی ہو، مگر میں اپنے بیٹے کی مختصر سے شادی شدہ زندگی خراب نہیں کرنا چاہتی، اس لیے نہیں بتاؤں گی کہ تمہاری خالہ کے بیٹے کے ذکر پہ تمہارا رنگ کس طرح سفید پڑتا ہے، جیسے ابھی پڑ رہا ہے، کلیئر؟ مسکرا کر ٹھنڈے برف لہجے میں کہہ کر وہ دروازے کی طرف مڑی۔ شہرین نے تھوک نکلا، پھر گردن تان کر کہنے کی کوشش کی، ہاشم جانتا ہے وہ میرا دوست ہے۔ بالکل، ہاشم یہی جانتا ہے کہ وہ تمہارا دوست تھا شہری، مسکرا کر کہتی وہ باہر نکل گئی۔ شہرین نے آنکھیں بند کر کے کھولیں، بوٹوکس کی ماری بڑھیا اور خود بھی مسکراہٹ چہرے پہ لاتی باہر آ گئی۔ بے اعتبار شخص تھا وہ، وار کر گیا لیکن میرے شعور کو بیدار کر گیا۔ کچہری میں معمول کی چہل پہل تھی، ہاشم نے موبائل پہ بات کرتے ہوئے اس آفس کا دروازہ کھولا اور اندر آیا۔ آس پاس کی میزوں کو نظر انداز کرتا آخری ڈیسک کی طرف بڑھ گیا۔ ہاں، تم مجھے کام ختم کر کے اطلاع کر دو، 2 گھنٹے تک لازمی۔ موبائل بند کر کے کرسی کھینچی، سامنے دیکھا اور رک گیا۔ وہ کرسی پہ ٹیک لگائے بیٹھی مسکرا کر اسے دیکھ رہی تھی، گھنگریالے بال جوڑے میں بندے تھے، صرف ایک لٹ کال کو چھو رہی تھی۔ ہاشم کی نظریں بے اختیار میز پہ رکھی، نیم پلیٹ پہ جھکی۔ میں تعارف خود ہی کروا دیتی، پبلک ڈسٹرکٹ پراسیکیوٹر زمر یوسف خان، 2 ہفتے پہلے میری تقرری ہوئی ہے اور شاید 1 ماہ قبل آپ سے آخری ملاقات ہوئی تھی، بھولے تو نہیں ہوں گے آپ مجھے؟ ہاشم بے اختیار ہنس دیا، ہنستے ہنستے نفی میں سر ہلا دیا اور بہت محظوظ ہونے والے انداز میں اسے دیکھا۔ یعنی میری وجہ سے آپ کو نئی جاب مل گئی، گڈ۔ تو پھر کس کیس کے سلسلے میں آپ آئیں کاردار صاحب؟ وہ مسکرا کر کہتی ہاتھ ملا کر میز پہ رکھے آگے ہوئی۔ میرا خیال ہے مستقبل میں ہمیں بہت سے کیسز یہیں بیٹھ کر طے کرنے ہوں گے، اس لیے کیوں نہ پہلے آپ مجھے اچھی سی چائے پلوائیں بغیر شوگر کے۔ وہ ابھی تک لطف اندوز ہو رہا تھا۔ زمر سرد سا مسکرائی۔ شور، میرے ڈیسک پہ چائے کا سامان ہر وقت موجود ہوتا ہے، آپ کو اب یہاں خود چائے بنانے کی عادت ڈالنی ہوگی، مگر آئندہ کے لیے، کیونکہ پہلی چائے میں آپ کے لیے بنا دوں گی بغیر شوگر کے۔ کہہ کر وہ اٹھی اور کیتلی اٹھا لی۔ ہاشم کونی کرسی کے ہتھے پہ رکھے گردن اٹھا کر اسے چائے بناتے دیکھتا رہا۔ اب کیس پہ بات کر لیتے ہیں کاردار صاحب، کپ اس کے سامنے رکھتے ہوئے زمر نے چینی دان سے دو چمچ نکالے، اس کو دکھا کر چائے میں انڈیلی اور چمچ فریج پہ رکھ دیا، پھر کرسی پہ آ بیٹھی اور بولی، یقین کیجئے میرا دماغ آج بالکل حاضر ہے۔ ہاشم پھر سے ہنس دیا دلی دل میں تلملاتے ہوئے۔ 5 سال بعد بھی وہ اسی طرح بوفے ٹیبلز کے ساتھ کھڑا ہنس کر کسی سے بات کر رہا تھا، اور بے خیالی میں اس کو دیکھتی زمر ذرا چونکی۔ ارد گرد شادی کا فنکشن جو ماضی کی دھول میں دھندلا ہو گیا تھا اب واضح ہونے لگا۔ اس نے ایک ہاتھ سے کنپٹی مستی اور کرب سے آنکھیں بند کی۔ ہنین میٹھا لینے جا چکی تھی، مگر جو کڑوا وہ کہہ کر گئی تھی اس کا اثر اب بھی باقی تھا۔ یہ رشتہ کب مانگا گیا، کب انکار ہوا، اسے یہ نہیں معلوم تھا، مگر ایک بات صاف نظر آنے لگی تھی۔ وہ جو 4 سال سے یہ سوچتی رہی کہ فارس نے اس کے ساتھ ایسا کیوں کیا، تو اس کا جواب مل گیا تھا۔ اس نے انتقام لیا تھا، ٹھکرائے جانے کا انتقام۔ میں تمہیں صرف ایک گولی ماروں گا دل میں، یہی کہا تھا نا اس نے، اسے سب یاد تھا، انتقام تھا تو انتقام سے ہی۔ میں تمہیں صرف ایک گولی ماروں گا زمر، صرف ایک گولی۔ ایک نہج پہ پہنچ کر اس نے موبائل پہ کال ملا کر اسے کان سے لگایا۔ بصیرت صاحب، سوری میں آپ کو غلط وقت پہ تنگ کر رہی ہوں، مجھے ایک کیس فائل چاہیے۔ جی، پبلک ریکارڈز کے علاوہ بھی جو کچھ آپ کے پاس ہو اس کیس سے متعلق۔ جی، سارا باکس بھجوا دیجیے، میں اپنے ملازم کو بھیجتی ہوں آپ کی طرف۔ وہ پوچھ رہے تھے کہ اسے کون سا کیس چاہیے۔ زمر نے گہری سانس لی۔ دور کھڑے کرن اور حماد کو اپنے جڑواں بچوں اور دلہا دلہن کے ساتھ مسکرا کر فوٹو اترواتے دیکھا اور بولی تو آواز یک ٹھنڈی تھی، سرکار بنام فارس غازی۔ اس نے فون بند کیا اور سامنے دیکھنے لگی۔ چہرہ اب سپار تھا اور ذہن قدرے مجتمع تھا۔ دور ہنین سویٹ ڈش ٹیبل پہ پلیٹ میں کچھ نکال رہی تھی۔ کنکھیوں سے وہ قریب کھڑے ہاشم کو کسی سے بات کرتے دیکھ رہی تھی۔ وہ آہستہ آہستہ نکالتی رہی، یہاں تک کہ ہاشم کا مخاطب مڑ گیا تو وہ اس تک آئی۔ وہ اسے دیکھ کر بس ہلکا سا مسکرایا۔ مجھے آپ سے یہ کہنا تھا کہ، اپنے پیالے میں چمچ ہلاتے اور چمچ کو دیکھتے وہ ٹہر ٹہر کر بولی، کہ مجھے بھی بہت افسوس ہے آپ کے فادر کی ڈیتھ کا۔ مجھے ان کے جنازے پہ آنا چاہیے تھا، مگر میں نہیں آ سکی۔ آئی ایم سوری ہاشم بھائی۔ نگاہیں اٹھا کر اسے دیکھا، اس نے سر کے خم سے تعزیت وصول کی۔ اٹس اوکے، مگر تمہیں آنا چاہیے تھا ہنین، سادی تو آیا تھا اس وقت، ناسی بات میں آنا چاہیے تھا، لیکن اس کے بعد تم لوگوں نے ہماری طرف آنا چھوڑ دیا بالکل۔ آخری الفاظ ادا کرتے ہوئے ہاشم کے حلق میں کچھ اٹکا تھا، گردن میں ابھر کر معدوم ہوتی گلٹی، آنکھوں میں چونک جانے کا احساس۔ ہنین اگر متوجہ ہوتی تو محسوس کر لیتی۔ آئی ایم سوری، وہ سر جھکائے کہہ کر مڑ گئی۔ واپس میٹھے کی جگہ پہ آئی تو سادی وہاں کھڑا تھا، آہستہ سے بولا، ہاشم بھائی کیا کہہ رہے تھے؟ اس نے اداس آنکھوں سے اسے دیکھا۔ میں ان سے معذرت کر رہی تھی کہ میں ان کے والد کی وفات پہ نہیں آ سکی، مجھے آنا چاہیے تھا، اور اس سے پہلے انہوں نے بھی معذرت کی، انہوں نے کہا کہ انہیں افسوس ہے۔ سادی نے پیالے میں سوفلے کا چمچ الٹتے ہوئے تلخی سے سر جھٹکا۔ کتنا آسان ہے ہنین 1.5 سال بعد ایک شادی کی تقریب میں آ کر کہہ دینا کہ مجھے افسوس ہے۔ ہاں، ہنین نے یاسید سے اسے دیکھا، انہیں افسوس ہے، واقعی ہے۔ اگلی دفعہ جب وہ تمہیں کہیں کہ ان کو افسوس ہے تو ان سے کہنا افسوس کافی نہیں ہوتا، وہ سنجیدگی سے کہتا پلٹ گیا۔ وہ اب زمر کی ٹیبل کی طرف جا رہا تھا۔ ہنین دل محسوس کر وہیں کھڑی رہ گئی۔ کیا وہ ساری زندگی اسی نقطے پہ کھڑی رہے گی؟ کیا وہ بھی پھپھو کی طرح کبھی آگے نہیں بڑھ سکے گی؟ اس کا ذہن پل بھر کو اپنے ارد گرد سے ہٹتا گیا۔ دل و دماغ پہ کوئی دھند سی چھا رہی تھی، سیاہ رات میں سنہری دھند۔ اس کا ذہن اس دھند میں ڈوبتا گیا ڈوبتا گیا۔